नौमा उल्लेख गरेको कुरा, त्यस्तै प्रदेशको संविधानको अनुसूची 6, 7, 9 र स्थानीय तहको 8 र 9 त्यसको आधारमा चाहिँ हामीले बाँडफाँड गर्छौँ। भनेपछि संविधानको अनुसूचीमा व्यवस्था भए अनुरूप सङ्घ प्रदेश र स्थानीय तहमा तिनका आर्थिक अधिकारको आधारमा गर्नुपर्ने बाँडफाँड गर्नुपर्ने कुरालाई हामी वित्तीय हस्तान्तरण भनेर भन्छौँ। फिस्कल ट्रान्सफर इज एन इम्पोर्टेन्ट पार्ट अफ फेडरल फिस्कल फेडरलिजम। इन फिस्कल ट्रान्सफर द फेडरल गभर्मेन्ट प्रोभाइड्स सब्सिडिज, ग्रान्ट्स, रेभिन्यू एन्ड रोयल्टी असाइनमेन्ट टु प्रोभिन्सियल एन्ड लोकल लेभल गभर्मेन्ट। फिस्कल फेडरलिजम इज अ प्रोसेस अफ ट्रान्सफरिङ अर एक्सचेन्जिङ डिफरेन्ट रिसोर्सेस अफ गभर्मेन्ट इन 3 tier अफ गभर्मेन्ट। इन 3 tier अफ गभर्मेन्ट बेसिकल्ली दि सब्सिडिज, रोयल्टी एन्ड दि रोयल्टी फ्रम डिफरेन्ट नेचुरल रिसोर्सेस एन्ड रेभिन्यू, इन्टर्नल रेभिन्यू अफ द गभर्मेन्ट आर ट्रान्सफर्ड। दे आर ट्रान्सफर्ड अन द बेसिस अफ कन्स्टिट्युसन्स एनेक्स एज वेल एज अन द बेसिस अफ नेचुरल रिसोर्स कमिसन्स provisions. These are the process for transferring these resources in different tier of government. Doesn't include transfer the resources from province to local level? Yes. It does. It doesn't, it does. It include transfer the resources from province to local level too. Not only from the federal level, but from province level too. Local level, if these resources are transferred in a defined manner or according to the provision of the constitutions and according to the provision of Natural Resource Act, Natural Resource Commission Act and Intergovernmental Fiscal Transfer Act, these are transferred. So it includes not only from the federal government but from provincial government to local level government too. दुवै हो भनेर हामीले बुझ्नु पऱ्यो। इङ्ग्लिसमा चाहिँ यसलाई यसरी डिफाइन गरिन्छ रोशनजी, अब तपाईँले कसरी लेख्न सक्नुभयो? अब मैले अन्तर सरकारी वित्त हस्तान्तरण अन्तर्गत ट्रान्सफर के चाहिँ अनुदानको ट्रान्सफर हुन्छ बढाइदिन्छु मैले। बेसिकली 4 types अफ सब्सिडिज आर ट्रान्सफर फ्रम फेडरल गभर्मेन्ट टु प्रोभिन्सियल एन्ड लोकल गभर्मेन्ट। 4 types अफ सब्सिडिज, 4 प्रकारको अनुदान चाहिँ नि हामीले सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने गर्छौँ अनुदानको बाँडफाँड गर्दा। त्यसमा चाहिँ हामीले के बुझ्नु पर्यो भने यो अन्तर सरकारी वित्त हस्तान्तरण भन्दा बित्तिकै हामीले राजस्वको अधिकार, राजस्व बाँडफाँड, अनुदान, ऋण, बजेट व्यवस्थापन, सार्वजनिक खर्च तथा वित्तीय अनुशासन सम्बन्धमा विभिन्न तहका सरकारहरूको हक अधिकार सुनिश्चित गर्ने कार्यलाई नै हामीले वित्तीय हस्तान्तरण भनेर बुझ्छौँ। अर्को तरिकाबाट डिफाइन गर्यो भने त्यसरी पनि लेख्न सकिन्छ। इट इज द अथोरिटी अफ डिफरेन्ट टायर अफ गभर्मेन्ट टु रेज रेभिन्यू, टु एलोकेट डिफरेन्ट टायर्स अफ रेभिन्यू रिसोर्सेस एन्ड नन रेभिन्यू रिसोर्सेस, सब्सिडिज, बोरोइङ, बजेट, ट्रेजरी म्यानेजमेन्ट, एक्सपेन्डिचर्स म्यानेजमेन्ट एन्ड मेन्टेनिङ फिस्कल डिसिप्लिन एमङ द डिफरेन्ट लेभल अफ गभर्मेन्ट इन स्पिरिट अफ फिस्कल फेडरलिजम इज कल्ड फिस्कल ट्रान्सफर। यसरी पनि यसलाई हामीले बुझ्न सक्छौँ, भन्न सक्छौँ। अब हामीले अर्को के बुझ्नु पऱ्यो भने अर्को चाहिँ बुझ्दाखेरि चाहिँ मैले 4 कुराहरू हामीले बुझ्नु पर्ने रहेछ। यो वित्तीय हस्तान्तरण अन्तर्गत एउटा राजस्वको बाँडफाँड हुँदो रहेछ, एउटा अनुदानको बाँडफाँड हुँदो रहेछ, अर्को प्राकृतिक स्रोत साधनबाट प्राप्त हुने रोयल्टी, त्यसलाई चाहिँ एउटा मात्रै भन्दा नै हुन्छ, तिनीहरूको बाँडफाँड हुँदो रहेछ। यो 3 बाँडफाँडलाई हामीले वित्तीय हस्तान्तरणको रूपमा बुझ्ने गर्छौँ। त्यसमध्ये पहिला म अनुदानको बाँडफाँड कसरी हुन्छ भनेर बताउँछु। यो फिस्कल ट्रान्सफर अन्तर्गत हामीले 4 प्रकारका अनुदानहरू बाँड्छौँ। एउटा वित्तीय समानीकरण अनुदान, एउटा सशर्त अनुदान, अर्को समपूरक अनुदान र अर्को विशेष अनुदान। 4 अनुदान चाहिँ हामीले यो अनुदान बाँडफाँड अन्तर्गत बाँडफाँड गर्छौँ। इन फिस्कल इक्वलाइजेसन सब्सिडिज द मेजर अब्जेक्टिभ अफ ट्रान्सफर इज टु मेन्टेन equality among the different provincial level and local level status. Provincial level and local level status, त्यसको fiscal status चाहिँ इक्वल बनाउने, त्यसको चाहिँ डेभलपमेन्टको स्टाटस इक्वल बनाउने, त्यसको अपर्च्युनिटीको स्ट्याटसलाई इक्वल बनाउने त्यस्तो प्रोसेसलाई हामीले वित्तीय समानीकरण अनुदान भनेर भन्छौँ। भनेको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान हस्तान्तरण गरिन्छ। वित्तीय समानीकरण अनुदान चाहिँ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग एउटा सूत्र बनाउँछ, त्यो सूत्रको आधारमा 7 प्रदेश र 753 स्थानीय तहलाई बाँडफाँड गर्ने गरिन्छ। यो समानीकरण अनुदानको मुख्य उद्देश्य भनेकै प्रदेश र स्थानीय तह विभिन्न प्रदेशको बिचमा रहेको डिस्प्यारिटी द इनइक्वालिटी एमङ द डिफरेन्ट प्रोभिन्स विथ रेस्पेक्ट टु इकोनोमिक एन्ड सोसियल स्ट्याटस सुड बी एड्रेस्ड बाई दिस टाइप्स अफ सब्सिडिज एमङ दि 753 लोकल लेभल गभर्मेन्ट इफ देयर इज एनी डिस्प्यारिटी इफ देयर इज एनी इनइक्वालिटी on the social economic status of these different local body to address this different inequality if the subsidy is given it is called equalization subsidies or bitiya samanikaran anudan bhanne yeslai bhanincha english ma pani maile batai dieko kharcha ra avashyakta kharcha ko avashyakta ra rajaswa ko kshamata ko aadhar ma rashtriya prakritik srotta vitta aayog ko sifarish ma हामीले वित्तीय समानीकरण अनुदानको बाँडफाँड गर्छौँ। यो वित्तीय समानीकरण अनुदानको बाँडफाँड गर्दा हामीले विभिन्न प्रदेश र स्थानीय तहको बिचमा रहने फरक आर्थिक सामाजिक विभेद तिनीहरूको बिचमा हुने रिसोर्सको एक्सेसको विभेदलाई अन्त गर्ने गरिबी बेरोजगारी बहुआयामिक गरिबी भन्छ आज मल्टिडाइमेन्सनल पोभर्टी जस्ता कुराहरू सोसियो इकोनोमिक इनइक्वालिटी जस्ता कुराहरूलाई सम्बोधन गर्नको लागि यो अनुदानको बाँडफाँड गर्ने गरिन्छ। अर्को छ सशर्त अनुदान, यसलाई हामीले कन्डिसनल ग्रान्ट भनेर भन्छौँ। ग्रान्ट पनि भनिन्छ, सब्सिडिज पनि भनिन्छ। कन्डिसनल ग्रान्ट अथवा सशर्त अनुदानमा हामीले कुनै योजना वा कार्यान्वयन गर्न कुनै योजना कार्यक्रम क्रियाकलाप कार्यान्वयन गर्नको लागि शर्त तोकेर द फेडरल गभर्मेन्ट प्रोभाइड सर्टेन टर्म्स एन्ड कन्डिसन्स टु युज दिस ग्रान्ट। If these terms and conditions are not fulfilled, if these terms and conditions are not exist, then such grant are not allocated to provincial and local level. हामीले के बुझ्नु पऱ्यो भने यो चाहिँ सशर्त अनुदान भनेको कुनै निश्चित योजना कार्यक्रम अनुदान राजस्व यो कार्यक्रमहरू बाँडेर यो वित्तीय समानीकरण अनुदानहरू बाँडफाँड गर्छौँ, तर त्यसको लागि चाहिँ निश्चित योजना कार्यक्रम हुनु अनिवार्य हुन्छ। यो पर्टिकुलर कामको लागि तिमीलाई मैले यो शर्तसहित यसरी खर्च गर्ने यसरी यो कार्यक्रम गर्ने भन्ने शर्तमा तिमीलाई मैले यो पैसा दिन्छु भनेर सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई दिन्छ। त्यस्तै समपूरक अनुदान चाहिँ पनि छ अर्को तेस्रोमा चाहिँ समपूरक अनुदान, त्यो भनेको पूर्वाधार विकास सम्बन्धी त्यो चाहिँ इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको लागि चाहिँ पूर्वाधार विकास सम्बन्धी आयोजना कार्यान्वयन गर्न प्रदान गरिने अनुदानलाई हामीले समपूरक अनुदान भन्छौँ। समपूरक अनुदान प्रदान गर्दा निम्न कुरालाई ध्यान दिएछ, समपूरक अनुदान यतिकै दिँदैन, समपूरक अनुदान प्रदान गर्नको लागि योजनाको आवश्यकता र प्राथमिकता के छ भनेर हेरिन्छ, त्यसपछि आयोजनाको सम्भावना र सम्भाव्यता के छ भनेर हेरिन्छ, योजनाको लागत र प्रतिफल के छ भनेर हेरिन्छ, त्यो कार्यान्वयन गर्नको लागि आन्तरिक र बाह्य स्रोत के छ, जनशक्ति कस्तो छ, क्षमता कस्तो छ, ती कुरालाई हेरेर दिने अनुदानलाई हामीले समपूरक अनुदान भनेर भन्छौँ। यो समपूरक अनुदान चाहिँमा सङ्घ स्थानीय र प्रदेश सरकारले कन्ट्रिब्युटरी गर्नुपर्ने हुन्छ। मानौ कुनै चाहिँ स्थानीय तहले 2 लाख रुपियाँ चाहिँ समपूरक अनुदान माग्यो भने 1 लाख रुपियाँ चाहिँ म आफै कन्ट्रिब्युट गर्छु भनेर उसले भन्नुपर्ने हुन्छ। त्यसैले सङ्घ प्रदेश स्थानीय तिनै तहका सरकारहरू मिलेर तिनै तहकाले कन्ट्रिब्युट गर्ने गरी कार्यान्वयन गरिने अनुदानलाई हामीले समपूरक अनुदान भनेर भन्छौँ। त्यसपछि विशेष अनुदान भन्ने छ, स्पेसिफिक ग्रान्ट। विशेष अनुदान चाहिँ नेपाल सरकारले कुनै लक्ष्य वा उद्देश्य हासिल गर्न वा विशेष प्रयोजनको लागि उपलब्ध गराउने अनुदान हो। यस्तो अनुदान चाहिँ विशेष गरिकन शिक्षा स्वास्थ्य खानेपानी जस्ता आधारभूत सेवाको विकास र आपूर्ति गर्नको लागि उपलब्ध गराइन्छ। अन्तर प्रदेश वा अन्तर स्थानीय तहको सन्तुलित विकास गर्ने उद्देश्यले यसलाई उपलब्ध गराइन्छ। आर्थिक सामाजिक वा अन्य कुनै प्रकारको विभेदमा परेको वर्ग समुदायलाई उत्थान गर्नको लागि पनि यो अनुदान उपलब्ध गराइन्छ। यसरी हामीले के बुझ्नु पर्यो भने चारवटा अनुदानहरू चाहिँ नि हामीले सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारलाई र प्रदेशले स्थानीय सरकारलाई उपलब्ध गराउने रहेछ। के उपलब्ध गर्दछ? एउटा समानीकरण, एउटा सशर्त, एउटा समपूरक र अर्को विशेष। समानीकरण सशक्त समपूरक र विशेष चारवटा अनुदान बाँडफाँड गर्ने कुरालाई नै हामीले अन्तर सरकारी वित्त हस्तान्तरण भनेर भन्छौँ। त्यो अन्तर सरकारी वित्त हस्तान्तरण अनुसार अनुदान बाँडफाँड गरिन्छ। चार प्रकारको अनुदान चाहिँ बाँडफाँड गरेको रहेछ। दिमागमा यो हाल्नु पर्यो। किशोर सिग्देलजीले सोधेको, कमल सुवेदीले खोले सो के अरे यो किशोर सुवेदीले सोधेको, कमल सुवेदीले सोधेको छन् न्याय यो दिन्छ दिन्छ यो डज प्रोभिन्सियल प्रोभिन्स प्रोभिन्स कन्डिसनल प्रोभिन्स प्रोभिन्स कन्डिसनल ग्रान्ट टु लोकल गभर्मेन्ट हो दिन्छ। लोकल ग्रान्ट छ नि, लोकल गभर्मेन्टले पनि, लोकल गभर्मेन्टलाई प्रोभिन्सियलले पनि कन्डिसनल ग्रान्ट दिन सक्छ दिन्छ। बजेटमा वित्तीय समानीकरण अनुदान सशक्त र विशेष अनुदान प्रदान गरेको देखिन्छ। यसमा राजस्व बाँडफाँड प्राप्त हुने आय समावेश हुन्छ कि हुँदैन? हुँदैन। यो वित्तीय समानीकरण, यो राजस्वको बाँडफाँड हुने कुरा बजेटमा समावेश हुँदैन। यो राजस्व जति सङ्कलन हुन्छ क्वार्टरली बाँडफाँड गरिन्छ। जस्तो असोजमा बाँडफाँड गरिन्छ, साउन भदौ असोजसम्म जम्मा भएको असोजमा बाँडफाँड गरिन्छ। असोज कान्ति मुङ्सिरमा भएको कुरा अर्को महिनामा बाँडफाँड गरिन्छ। यसरी जति रेभिन्यू कलेक्सन हुन्छ त्यसपछि बाँडिने हुनाले बजेटमा नै यसलाई समावेश गरिएको हुँदैन। किशोर सिग्देलजीलाई मैले यो उत्तर दिएँ र कमल सुवेदीलाई चाहिँ प्रोभिन्सले पनि कन्डिसनल ग्रान्ट चाहिँ लोकल लेभललाई दिन सक्छ भन्ने कुरा चाहिँ एस्योर गराइदिएँ। ल, यो दुईवटा कुरा सोधेको, त्यहाँ उत्तर आइसक्यो। अब दिमागमा के राख्नु पर्यो? अन्तर सरकारी वित्त हस्तान्तरण भनेको अनुदान बाँडफाँड रहेछ। चार किसिमको अनुदान चाहिँ बाँडफाँड हुँदो रहेछन्, सशर्त, समानीकरण, समपूरक र विशेष। अब यो बुझ्नुहोस् यसको तरिका। यसमध्ये समानीकरण र सशर्त अनुदान बाँडफाँड गर्नुको लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सूत्र आवश्यक पर्छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा मात्रै सशर्त र समानीकरण अनुदान बाँड्न सकिन्छ। त्यो बाहेक अर्को विकल्प छैन। सङ्घीय सरकारले त्यतिकै चाहिँ सशर्त र समानीकरण अनुदान बाँड्दैन। सङ्घीय सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले उपलब्ध गराएको फर्मुला, त्यसले दिएको सिफारिसका आधारमा मात्रै समानीकरण र सशर्त अनुदानको बाँडफाँड गर्छ। तर समपूरक अनुदान र विशेष अनुदान चाहिँ बाँडफाँड गर्ने कार्यविधि अर्थ मन्त्रालय आफैले बनाउँछ। राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले कार्यविधि बनाएर त्यो समपूरक र विशेष अनुदान राष्ट्रिय योजना आयोगले बनाएको कार्यविधि अर्थ मन्त्रालयले, अर्थ मन्त्रालय राष्ट्रिय योजना आयोगले बनाएर बनाएको कार्यविधिको आधारमा अन्तर सरकारी वित्त व्यवस्थापन महाशाखा जुन अर्थ मन्त्रालयमा छ त्यसले चाहिँ त्यो कार्यविधि स्वीकृत गरेर, अर्थ मन्त्रालयले कार्यविधि स्वीकृत गरेर त्यसको आधारमा बाँडफाँड गर्छ। यसरी हामीले के बुझ्नु पर्यो भने चार प्रकारको अनुदान मध्ये दुई प्रकारको अनुदान चाहिँ विशुद्ध राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगको सिफारिसमा मानिँदो रहेछ। अर्को दुईटा अनुदान बाँडफाँड गर्न राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले एउटा मापदण्ड बनाउँदो रहेछन् र त्यो मापदण्डको आधारमा बाँडिन्छ। अहिले यो मापदण्ड राष्ट्रिय योजना आयोगले बनाएको छ, अर्थ मन्त्रालयले त्यसलाई स्वीकृति प्रदान गर्छ, क्याबिनेटबाट स्वीकृति प्रदान गरिन्छ। समपूरक र विशेष अनुदान कार्यविधि भनेर राष्ट्रिय योजनाले बनाएको, योजना आयोगले बनाएको छ। त्यही समपूरक र विशेष अनुदान कार्यविधिकै आधारमा अहिले सङ्घीय सरकारले प्रदेश र स्थानीय तर्क सरकारलाई यो समपूरक र विशेष अनुदान बाँडफाँड गर्ने गरेको छ। यति अनुदानको बारेमा यति कुरा बुझेपछि पुग्छ। विष्णुराज जोशीले जुनसुकै क्षेत्रमा पनि खर्च गर्न सकिने अनुदान कुन होला भन्दछ। अब यो जुनसुकै क्षेत्रमा पनि खर्च गर्न सकिने अनुदान कुनै पनि हुँदैन। हामीले के बुझ्नु पऱ्यो भने जहाँ मन ला त्यहाँ खर्च गर्ने भन्ने चाहिँ कुरा मिल्दैन। सशर्त, समानीकरण, विशेष जेसुकै छन् शर्तमा, शर्त भएकोमा शर्त पालन गर्नु पऱ्यो। समपूरक र विशेषमा पनि केही कन्डिसन्सहरू हुन्छन्, कार्यविधि हुनुहुन्छ, त्यसलाई पालना गर्नुपर्ने हुन्छ। बिना कार्यविधि चाहिँ कुनै ठाउँ ठाउँमा खर्च गर्न सकिने हुँदैन। यो अलि हावा जस्तो कुरा लाग्यो मलाई। जुनसुकै क्षेत्रमा पनि खर्च गर्न सकिने अनुदान चाहिँ हुनै सक्दैन। यो जहाँ पाए खर्च गर्ने भन्ने हुँदैन। खर्च गर्ने भन्ने कुरा नै एउटा निश्चित कार्यविधि बनाएर मात्रै खर्च गर्छ। सरकारी पैसा जहाँ पाए खर्च गर्न पाउने भन्ने हुनै सक्दैन। त्यस कारणले हामीले यो कुरा बुझ्नु पर्यो। योभन्दा अर्कोतिर दायाँ लाग्नु भएन है विष्णुराज जोशीजी। अब मैले यो अनुदानको बाँडफाँडको कुरा गर्दा यो चार प्रकारको अनुदान चाहिँ हामी कसरी बाँडफाँड गर्छौँ त त्यसपछि मात्रै म अर्कोमा जाउँला। चार प्रकारको अनुदान फाँड बाँडफाँड गर्नको लागि चाहिँ हामी कसरी बाँड्छौँ सूत्रको कुरा अहिले बनाउँला भनौँला कुरा गरौँला। अब चारवटा अनुदान बाँड्दाखेरि चाहिँ हामीले केमा लिन्छौँ अनुदान सिफारिस गर्दा? यो पहिला हामीले सशर्त र समानीकरण अनुदान बाँडफाँड गर्नु पऱ्यो भने, विशेष र चाहिँ समपूरक अनुदान बाँडफाँड गर्नु पऱ्यो भने हामी कसरी बाँड्छौँ? पहिला चाहिँ दुईवटा कुरा बुझ्नु। सशर्त अनुदान र समानीकरण अनुदान बाँड्नु पऱ्यो भने हामी कसरी लिन्छौँ आधार? अनुदान सिफारिस गर्ने आधार चाहिँ सातवटा छ। सातवटा कुरालाई आधार लिएर हामी सशर्त र समानीकरण अनुदान बाँड्छौँ, अथवा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सातवटा कुरालाई आधार लिएर सूत्र बनाएर सिफारिस गर्छ सशर्त र समानीकरण अनुदान बाँड्न। यो सशर्त र समानीकरण अनुदान बाँड्दाखेरि चाहिँ हामीले यो के केलाई ध्यान दिन्छौँ भने शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचकलाई ध्यान दिन्छ। पहिला यो बुझ्नु पर्यो, शिक्षा, स्वास्थ्य, खानेपानी र खानेपानी जस्ता मानव विकास सूचकलाई ध्यान दिन्छ। अर्को अन्य प्रदेश वा स्थानीय तहको सन्तुलित विकासको अवस्थालाई ध्यान दिन्छ। यो चाहिँ तपाईँले राष्ट्रिय प्राकृतिक स्वत वित्त आयोग ऐनमा छ यो कुरा हेर्नुलाई। अर्को आर्थिक, सामाजिक वा अन्य प्रकारको विभेदलाई ध्यान दिन्छ। अर्को पूर्वाधार विकासको अवस्था र आवश्यकतालाई ध्यान दिन्छ। अर्को जनतालाई पुर्याउनु पर्ने सेवालाई ध्यान दिइन्छ। अर्को राजस्वको अवस्था र उठाउन सक्ने क्षमतालाई ध्यान दिइन्छ र अर्को खर्चको आवश्यकतालाई ध्यान दिन्छ। यी कुरालाई हेरेर हामीले अथवा राष्ट्रिय प्राकृतिक स्वत वित्त आयोगले फर्मुला बनाउँछ र त्यो फर्मुलाको आधारमा बाँडफाँड गर्छ। फर्मुला बनाउने र बाँडफाँड गर्ने आधार चाहिँ यो सातवटा कुरा हुन् भनेर बुझ्नु पर्यो। दुईवटा अनुदानको लागि, समानीकरण र सशर्त अनुदानको लागि चाहिँ बाँडफाँड गर्ने आधार यो हुन् भनेर बुझ्नु पर्यो। अब समपूरक र विशेष अनुदान चाहिँ फेरि कसरी बाँड्छ त्यो कुरा पनि मैले भनेको थिएँ, अघि भनेको थिएँ, फेरि याद गर्नुहोस्। समपूरक र विशेष अनुदान बाँडफाँड गर्नको लागि चाहिँ समपूरक अनुदान बाँडफाँड गर्नु र विशेष अनुदान बाँडफाँड गर्नको लागि के गर्छ भन्दाखेरि योजनाको आवश्यकता र प्राथमिकता के छ भन्ने हेरिन्छ। यसलाई नै पाठपत्रवटा आधार छन्। त्यसपछि योजनाको सम्भाव्यता के छ भन्ने हेरिन्छ। योजनाको लागत, प्रतिफल, लाभ के छ भन्ने कुरा हेरिन्छ। कार्यान्वयन गर्न सक्ने क्षमता छ कि छैन भन्ने कुरा हेरिन्छ। आफूले स्रोत जुटाउन सक्छ सक्दैन भन्ने कुरा पनि हेरिन्छ। त्यसबाट कुनै आर्थिक, सामाजिक वा अन्य कुनै प्रकारले विभेद परेको जात, जाति, क्षेत्र, वर्गको उत्थान हुन्छ कि हुँदैन त्यो कुरालाई पनि हेरिन्छ। ती आधारमा फेरि हामी समपूरक र विशेष अनुदान उपलब्ध गराउँछौँ। यसरी सशर्त र समानीकरणको लागि सूत्र बनाउनुको लागि पनि छ सातवटा आधारहरू लिएर, सातवटालाई आधार लिएर राष्ट्रिय प्राकृतिक स्वत वित्त आयोगले चाहिँ सूत्र बनाएर सिफारिस गर्दो रहेछ भने विशेष र समपूरक अनुदानको लागि चाहिँ राष्ट्रिय योजना आयोगले, अर्थ मन्त्रालयले कार्यविधि बनाउँदो रहेछ अघि भनेका कुराहरू राखेर, त्यो कार्यविधिको आधारमा बाँडफाँड हुन्छ भनेर बुझ्नु पर्यो। पहिलो कुरा, चारवटा अनुदान कसरी बाँडिन्छ भन्ने, चार प्रकारका अनुदान तपाईँलाई जहाँ सोध्छ यो चाहिँ अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत कुन कुन प्रकारका अनुदान बाँडिन्छ र के आधारमा बाँडिन्छ लेख्नुहोस् भनेपछि तपाईँको दिमागमा यी कुरा हाल्नुपर्ने हुन्छ। अब मैले अर्को यहाँ के सोध्नु भएको छ बताइरहन्छु। कम्प्लिमेन्ट्री ग्रान्ट एन स्पेसियल ग्रान्ट भन्ने यस्तो काहीँ छैन अहिले। यो कम्प्लिमेन्ट्री ग्रान्ट एरोसन ग्यावालीले लेखेका कुराहरू, यो पुराना कुरा किन लेख्छन् मलाई यो बुझ्न गाह्रो छ। कम्प्लिमेन्ट्री ग्रान्ट ए भन्ने अहिले जम्मा चारवटा भएको, अरू ग्रान्टै छैन, जम्मा चारवटा मात्रै बुझ्ने। यस्ता कम्प्लिमेन्ट्री, अर्का न कम्प्लिमेन्ट्री भन्ने लेख्ने होइन, चारवटा मात्रै लेख्ने। एउटा चाहिँ स्पेसिफिक, एउटा चाहिँ हाम्रो प्रपोर्सनल, समपूरक त्यो भयो, स्पेसिफिक प्रपोर्सनल, त्यसपछि गएर तपाईँको चाहिँ इक्वलाइजेसन ग्रान्ट र अर्को चाहिँ कन्डिसनल ग्रान्ट, यो चारवटा मात्रै हुन्छ। यो कम्प्लिमेन्ट्री नन कम्प्लिमेन्ट्री भन्ने कहाँ आयो? एनएनआरएफ कमिसनको कुनै कन्ट्रिब्युसन हुँदैन भन्यो, कहाँ आयो? यो दुइटामा हुँदैन, यो दुइटा चाहिँ ग्रान्ट जुन समपूरक र विशेष अनुदानमा त्यो राष्ट्रिय प्राकृतिक स्वत वित्त आएको केही पनि कन्ट्रिब्युसन हुँदैन, केही मतलब हुँदैन त्यसको। जम्मा दुइटा मात्रै अनुदानमा हाल्नु, दिमागमै अघि दुइटा मात्रै कुरा हाल्नु भनेको छ, फेरि अन्त दिमाग कहाँ पुऱ्याएको? सशर्त र समानीकरण अनुदान बाहेक अर्कोमा उसले कुनै सुधो सिफारिस गर्न सक्दैन। अरूमा सिफारिस गर्ने भनेको समपूरक र विशेषमा चाहिँ आफै कार्यविधि बनाउने हो सरकारले र बाँड्ने हो। त्यहाँ राष्ट्रिय प्राकृतिक स्वत वित्त आएको हस्तक्षेप रहँदैन, उसको कुनै चाहिँ केही पनि कुरा रहँदैन। उसले मलाई यसलाई यस्तो बाँड्दाखेरि पनि यस्तो सिफारिस गरेर बाँड्नु, यस्तो गर्नु उपयुक्त हुन्छ भनेर सुझाव दिन सक्ला, र उसको त्यहाँ केही पनि अधिकार हुँदैन। अनुदान बाँडफाँडका आधार चाहिँ परिवर्तन हुन सक्छन्, तर एकपटक बनाइएका आधारहरू 5 वर्षसम्म परिवर्तन हुँदैनन्। लोकेन्द्र विष्टजी बुझ्नु पर्यो, अनुदान बाँडफाँड गर्ने आधार चाहिँ यो विशेष गरिकन यो तपाईँको समानीकरण र सशर्त अनुदान बाँडफाँड गर्ने आधार एकचोटि बनाइसकेपछि 5 वर्षसम्म परिवर्तन गर्न पाइँदैन। एकपटक बनायो राष्ट्रिय प्राकृतिक स्वत वित्त आयोगले पनि त्यसलाई 5 वर्षसम्म परिवर्तन गर्न पाइँदैन। मानौ एकचोटि चाहिँ 5 वर्षको बिचमा एकचोटिसम्म परिवर्तन गर्न पाइन्छ, एकचोटि चाहिँ ल सरकारले अनुरोध गर्यो, तैँले बनाएको सूत्र मिलेन, फेरि बनाएर ल्यायो भने एकचोटि रिक्वेस्ट गर्न पाइन्छ। त्यो रिक्वेस्ट गरेर बनाएको चिज पनि अर्को 5 वर्षसम्म लगातार लागु हुन्छ, बिचमा चेन्ज गर्न पाइँदैन। त्यस कारणले हामीले जुन चाहिँ यो सूत्र छ त्यो सूत्र चाहिँ अनुदान बाँडफाँड गर्ने आधार र सूत्र बारम्बार चेन्ज गर्न पाउँदैन। तर यो समपूरक र विशेष चाहिँ सरकारले चेन्ज गर्छ, समपूरक र विशेष अनुदानको मापदण्ड चाहिँ सरकारले आवश्यकता अनुसार चाहिँ परिवर्तन गर्न सक्छ भनेर बुझ्नु पर्यो। अनुदान बाँडफाँडका आधार परिवर्तनै नहुने होइन रहेछ, राष्ट्रिय प्राकृतिक स्वत वित्त आयोगको चाहिँ 5 वर्षमा मात्रै परिवर्तन हुँदो रहेछ, यता सरकारको चाहिँ आवश्यकता अनुसार चाहिँ परिवर्तन हुन सक्दो रहेछ भनेर बुझ्नु पर्यो। इक्वलाइजेसन ग्रान्ट यो के लेखा हो प्रकाश थापाजीले, यो समानीकरण र सशक्त अनुदानको बाँडफाँड चाहिँ कसरी गर्ने भन्ने उहाँलाई चाहिए रहेछ। यसको 7-8 आधार छ, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचक, मानव विकास सूचक मात्रै भनिनुहुन्छ तपाईँले, विकासको अवस्थाको सूचक, त्यसपछि गएर विभिन्न प्रकारको विभेदको सूचक, त्यसपछि गएर पूर्वाधारको अवस्था र आवश्यकताको सूचक, त्यसपछि जनतालाई पुर्याउनु पर्ने सेवा, राजस्वको अवस्था र उठाउन सक्ने क्षमता अनि खर्चको आवश्यकता, यी आधारमा हामी इकोलाइजेसन प्लानलाई बाँड्छौँ, सूत्र बनाएर बाँड्छौँ भनेर लेख्नु पर्यो। सूत्र चाहिँ के आधारमा भन्छ बनाउला, त्यो कम्प्लिमेन्ट्री ग्रान्ट्स त कन्स्टिट्युसनमा लेखेको छ, यो कन्स्टिट्युसन ट्रम हो भनेर भने, यो भनेको कम्प्लिमेन्ट्री भनेको उसले चाहिँ समपूरक अनुदानलाई बनायो हो, कम्प्लिमेन्ट्री ग्रान्ट्स त लेखेको छ ठिक छ, समपूरक अनुदानै बनायो हो कम्प्लिमेन्ट्री भनेको, एक अर्काले चाहिँ पैसा हाल्नेलाई चाहिँ कम्प्लिमेन्ट्री भनेर भन्छ। त्यो कम्प्लिमेन्ट्री चाहिँ समपूरक अनुदानमा यो नेसनल कन्ट्री यो एनएनआरएफको मतलब हुँदैन भनेर अघि नै भनिसकेँ मैले, यो चाहिँ विशुद्ध कसले बनाउँछ त भन्दाखेरि चाहिँ हाम्रो यो अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले कार्यविधि बनाएर बाँड्छ भनेर बुझ्नु पर्यो, संविधानमा लेखेको पनि त्यसले बाँड्ने भनेर बुझ्नु पर्यो। अब यहाँ किशोर सरकारले लेखेको छ बजेटको मुख्य अंश राजस्वले धानेको हुन्छ, यदि राजस्व बाँडफाँड बजेटमा समावेश नहुने भने यो कहाँ यो के बुझ्छन् यार यिनीहरूले, यहाँ दिमागै कहाँ कहाँ ए कान्छा, तपाईँलाई मैले यो किशोर सिग्दल भन्नेलाई कान्छै भनिदिएँ मैले, जेसुकै रिसायो पनि रिसाउनुहोस्। बजेटको मुख्य अंश राजस्वले मात्रै धान्दैन, बजेटमा राजस्व हुन्छ, अनुदान हुन्छ, अनुदान भनेको वैदेशिक अनुदान भनेको ऋण पनि हुन्छ, यो बुझ्नु पर्यो। राजस्व बाँडफाँड भनेको सबै राजस्व बाँडफाँड भन्ने भनेकै छैन, राजस्व बाँडफाँड मैले पढाएकै छैन, तपाईँ त्यहाँ कहाँ के क्वेसन हाल्या छ त्यहाँ, राजस्व बाँडफाँड राजस्व भनेको के हो नै बुझाएको छैन, अब त्यहाँ बजेटमा हाल्या हुन्छ कहाँ हाल्या हुन्छ भनेर कहाँ गएर आयो। किशोरजीले एकछिनपछि मात्रै बुझ्ने यो कुरा है, अहिले बुझ्दैन तपाईँले, एकछिनपछि बुझ्छ, त्यहाँ दिमाग लगाउनु होला। अब आधार र ढाँचामा अहिले लेख्ने हो, एकछिनपछि पक्कु कुमार गुप्ताजी आधार र ढाँचाको कुरा म अहिले गर्छु। पहिला दिमागमा यो चारवटा अनुदान मात्रै हाल्नुहोस्, अहिले मैले चारवटा अनुदान के हो, चारवटा अनुदानको कसरी बाँडफाँड हुन्छ त्यो कुरा मैले बताइदिएँ, यो बुझ्नु पर्यो। अब राजस्वको बाँडफाँडमा जाउँ, अब बल्ल यो किशोर सिग्दलले लेखिहालेको छ त्यहाँ, त्यहाँबाट जाउँ, उहाँले अलिकति कसरी बुझेनछ तर नबुझेको कुरालाई बुझाउँ। यो राजस्वको बाँडफाँड भन्नाले हामीले चाहिँ दुईवटा कुरा बुझ्नु पर्ने हुन्छ, सबै राजस्व चाहिँ बाँडफाँड हुँदैन, राजस्व बाँडफाँड चाहिँ दुईवटा राजस्व मात्रै सङ्घले प्रदेश र स्थानीय दललाई बाँडफाँड गर्छ, जम्मा दुईवटा, त्यो भनेको एउटा मूल्य अभिवृद्धि कर र आन्तरिक अन्तशुल्कबाट उठेको पैसा, मूल्य अभिवृद्धि कर र अन्तशुल्कको पैसा चाहिँ नि सङ्घीय विभाज्य कोषमा जम्मा गरिन्छ, यो बुझ्नु पर्यो। अरू राजस्व चाहिँ नि सङ्घीय विभाज्य कोषमा हुँदैन, सिधै सरकारको खातामा केन्द्रीय सरकारको खातामा आउँछ, सबै राजस्व मात्र दुईवटा राजस्व मूल्य अभिवृद्धि कर र अन्तशुल्क, त्यो दुईवटा राजस्व चाहिँ नि एउटा विभाज्य कोषमा आउँछ, सङ्घीय विभाज्य कोषमा, त्यो मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उठेको राजस्व मात्रै प्रदेश सङ्घ प्रदेश र स्थानीय तहमा बाँडफाँड गरिन्छ, सङ्घमा बाँडफाँड गरिन्छ, प्रदेशमा बाँडफाँड गरिन्छ, स्थानीय तहमा बाँडफाँड गरिन्छ, सबै राजस्व होइन। राजस्वको बाँडफाँड गर्दा, राजस्व बाँडफाँड गर्दा सङ्घीय सरकारले एउटा विभाज्य कोष बनाएको हुन्छ, एउटा विभाज्य कोष बनाएको हुन्छ, त्यो विभाज्य कोषमा मूल्य अभिवृद्धि कर र अन्तशुल्कको रकम जम्मा गरिन्छ र त्यो रकम चाहिँ सङ्घ प्रदेश र स्थानीय तहमा बाँडफाँड गरिन्छ। यो बाँडफाँड पनि कसरी गरिन्छ भने 70% सङ्घमा, 15% प्रदेश र 15% स्थानीय तहमा मात्रै बाँडफाँड हुन्छ, यसरी बुझ्नु पर्यो। सबभन्दा ठुलो उठ्ने राजस्व भनेको मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट हो, त्यसको 70% पैसा त सँगसँगै हुन्छ, मुख्य अंश भएन त अनि त्यही बाँड्ने, अनि प्रदेश र स्थानीयलाई जम्मा 15% बाँड्ने हो किशोर सिग्दल महोदय, त्यस कारणले बजेटको मुख्य अंश राजस्व नै हुने भयो, किनकि 70% पैसा त केन्द्र सङ्घीय सरकारकै छ, उसले त बाँड्दैन त्यो पैसा त, मात्र उसले 30% चाहिँ 15% चाहिने, 15% चाहिने स्थानीयलाई बाँड्छ, 15% चाहिने उसले प्रदेशलाई बाँड्छ, यो दुईवटा, अरू राजस्व त पुरै फेरि त्यही राजस्वको सरकारकै कोषमा हुन्छ, सङ्घीय सरकारकै कोषमा हुन्छ, विभाज्य कोषमा हुँदैन। त्यसो भएपछि बजेटको मुख्य अंश राजस्व भन्ने मिलेन त अब तपाईँले भनेको कुरा, अनि राजस्व बाँडफाँड बजेटमा समावेश किन गर्नु पर्यो, राजस्व बाँडफाँड बजेटमा समावेश गर्यो नै होइन, यो के भयो, यो लेखेकै भयो, पहिला पनि लेखेको थियो राजस्व बाँडफाँड चाहिँ बजेटमा समावेश किन हुन्न भनेर लेखेको छ उसले, फेरि पनि कुरा बुझेको रहन्छ, यहाँ आएर लेख्यो उसले राजस्व बाँडफाँड बजेटमा किन समावेश नगर्ने हो भन्दाखेरि चाहिँ त्यो बजेटमा त राजस्व भन्ने उठाउँदै, त्यो राजस्व चाहिँ हो भनेर देखाएकै हुँदैन, त्यो त विधेयकमा हुन्छ, आर्थिक विधेयक भन्नेमा हुन्छ, बजेटमा त खर्च मात्रै हुन्छ, त्यहाँ चाहिँ यो विभिन्न प्रकारका अनुदान मात्रै बाँड्ने कुराहरू राखिएको हुन्छ र अनि तपाईँको चाहिँ त्यो अनुदान बाँडफाँड गर्ने खर्चको बाँडफाँड मात्रै त्यहाँ देखाइएको हुन्छ, राजस्व त हाम्रो छुट्टै कोषमा आर्थिक विधेयक भन्ने भन्छ, त्यो विधेयकमा राखेर आएको हुन्छ, त्यसैले बजेटमा चाहिँ किन देखाउन्न त बजेटमा राजस्व भनेर तपाईँले लेख्यो भने पनि यसरी बुझ्नु पर्यो, बजेट भाषण पढ्ने बेलामा चाहिँ लेखिया हुन्छ तर रातो किताबमा चाहिँ हुँदैन, त्यहाँ खर्च मात्रै हुन्छ। त्यसैले हामीले के बुझ्नु पर्यो भने बजेटको मुख्य अंश राजस्व नै हो। त्यो राजस्व चाहिँ नि हामीले के गर्नु रहेछ त भन्दा सबै राजस्व बाँडफाँड हुँदो रहेछ। जम्मा यो मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उठेको पैसाको 15-15% 30-30% बाँडफाँड हुँदो रहेछ। 15% प्रदेशलाई, 7 प्रदेशलाई, अनि 15% चाहिँ 753 स्थानीय निकायलाई बाँडफाँड गर्ने, त्यसरी हामीले बुझ्नु पर्यो। आधार र ढाँचा सोध्यो भने हामीले के, त्यसपछि गएर अर्को त्यो बजेटमा समावेश हुन्छ नहुने हो भने अनुदान दिने पैसा कहाँबाट प्राप्त हुन्छ? अब त्यो 70% पैसा त्योसँग छ, फेडरल गभर्मेन्टसँग छ, सङ्घीय सरकारसँग 70% राजस्व छ यो मूल्य वृद्धि गरेर अन्तशुल्कको। त्योदेखि बाहेकका अन्य गएर गएर राजस्व, अरू जति पनि राजस्व छन् त्यो राजस्व उसैसँग पैसा हुन्छ। त्यो पैसा भएपछि अब उसले अनुदान दिने पैसा उसँग भएन त, दिमाग लगाउनु न। अब त्यतिबाट उसले अनुदानको पैसा, अनि अनुदान चाहिँ यो समपूरक अनुदान, विशेष अनुदान उसले त्यही पैसाबाट दिने, अरू सबै उसले आफूले त राख्दैन केही पनि, सङ्घ प्रदेश स्थानीय तहमै बाँड्दैन यो त उसले पैसा त। त्यस कारणले अनुदान दिने पैसा चाहिँ उसँग मजाले हुन्छ, किनकि 70% राजस्वै हुन्छ मूल्य वृद्धि गरेर अन्तशुल्कको। त्यसपछि अरू राजस्व पनि उसैसँग हुन्छ, अनि अनुदान वैदेशिक सहायता अनुदान पनि हुने भयो, ऋण पनि हुने भयो, त्यसको आधारमा उसले मजाले अनुदान दिन्छ। यसरी बुझ्नु पर्यो किशोर सक्यो सिक्यो त्यहाँ बुझेपछि बुझियो सर भनेर लेख्ने। अनि आधार र ढाँचा सोध्यो भने आधार चाहिँ नि अघि भनेकै लेख्ने, यो अघि 7 गुना कुरा मैले भने पप्पु कुमार गुप्ताजी, त्यो यो अनुदानको चाहिँ समपूरक र विशेषको एउटा आधार बनाइदिएको थिएँ मैले, 77 समानीकरणको आधार 7 भने, तिनका आधार, त्यो चाहिँ आधार भयो। ढाँचा चाहिँ कि आधारलाई लिएर सूत्र चाहिँ ढाँचा हो। त्यो सूत्रमा चाहिँ अहिले म बताइदिन्छु, यो जनसङ्ख्यालाई कति वेट दिने, त्यसपछि गएर मानव विकास सूचकलाई कति वेट दिने, गरिबीलाई कति वेट दिने, अनि राजस्व र उठाउन सक्ने क्षमतालाई कति वेट दिने भन्ने, त्यसलाई चाहिँ ढाँचा भनिन्छ। आधार र ढाँचा सोध्यो भने आधार भनेको चाहिँ अहि भनेको कुरा, ढाँचा भनेको चाहिँ त्यसको कति कति पर्सेन्ट वेट कुन कुन इन्डिकेटरलाई दिएर सूत्र बनायो भन्नेलाई हामीले ढाँचा भनेर भन्छ। त्यसैले आधार र ढाँचा सोध्यो भने त्यो कुरा लेख्नुपर्छ पप्पु कुमार गुप्ताजीको, यो बुझ्नु पर्यो। अब अनुदान, यो दिनेश खनाल एम 38 भनेको अनुदान राजस्व र रोयल्टीको मात्र बाँडफाँड कि ऋण पनि बाँडफाँड हुने भने चाहिँ, यो एकदम ठिक कुरा सोध्यो। अनुदान राजस्व र रोयल्टीको मात्रै बाँडफाँड हुन्छ, ऋणको बाँडफाँड हुँदैन। ऋण भनेको आफू सरकारले उठाउने हो, त्यसको बाँडफाँड हुँदैन। अनुदान रोयल्टी र राजस्वको मात्रै बाँडफाँड हुन्छ। अब गैर कर राजस्व अनुदानको रूपमा बाँड्ने हो सर भनेर अर्को कमल सुवेदीजीले सोध्यो। यहाँ कर र गैर कर भन्ने छुटिँदैन, अनुदानको रूपमा बाँड्ने भनेको चाहिँ अनुदानको रूपमा सबै राजस्व बाँड्ने मिल्छ होइन, तर त्यसको पर्सेन्टेज छ। मूल्य अभिवृद्धि कर र चाहिँ नि मूल्य अभिवृद्धि कर र अन्तशुल्क चाहिँ नि अनिवार्य रूपमा बाँड्नु पर्यो, अनिवार्य रूपमा पाउँछ उनीहरूले। अरू गैर कर कर राजस्व चाहिँ आफ्नो अधिकार अनुसार उनीहरूले सङ्कलन गर्छ, यसरी बुझ्नु पर्यो। राजस्वको बाँड्ने भन्दा बित्तिकै दुईवटा मात्र दिमागमा लाग्ने, यहाँ कर राजस्व गैर कर राजस्व बाँड्ने भन्ने हावातिर नलाग्ने, केमा लाग्ने भने त्यो लेखेको कुरा एकातिर छ, तपाईँ सोच्छ अर्कोतिर, बुझ्नुपर्ने कुरा एकातिर हुन्छ सोच्छ अर्कोतिर, क्या बुझ्नुपर्ने कुरा जम्मा दुईवटा मात्रै हो, बाँड्ने भनेको जम्मा, बाँड्ने भनेको मात्रै जम्मा मूल्य अभिवृद्धि कर र अन्तशुल्क बाहेक अरू राजस्व कुनै पनि बाँड्दैन। अरू राजस्व सङ्घ प्रदेश स्थानीय तह संविधानमा लेखेको आधारमा तिनवटा तहका सरकारले उठाउने हो, उठाउने हो, र त्यो अनुसार उनीहरूले बाँडफाँड गर्ने हो। जसरी उसले बाँडफाँड गर्ने भनेको छ त्यसरी बाँडफाँड गर्ने भयो, त्यो भनेको अन्तशुल्क र मूल्य अभिवृद्धि गरेर बाँडफाँड हुने भयो। अरू त संविधानले नै यीले सङ्कलन गर्न पाउने भनेको छ, त्यही त्यही आधारमा सङ्कलन गर्छ उनीहरू, सकिहाल्यो। अनि अर्को ऋण बाँडफाँड नहुने, यो मानव बाबु थापाको कुरा हावा कुरा है, मैले त रिसाउँछु यस्तो, तपाईँले हावा कुरा सोधे हावा भन्छु है मैले, यो ऋण बाँडफाँड नहुने भए 40,000 ऋण कसरी भयो नेपालीको टाउ कहाँ भयो? ऋण बाँडफाँड भनेको त सङ्घ प्रदेश स्थानीय तहमा कति कति पैसा चाहिने सरकारले उठाएको ऋण बाँड्ने भयो भने अब मान्छे टाउ कहाँ कति पैसा पऱ्यो भनेर बाँड्ने हो र। ऋण बाँडफाँड भनेको एउटा एउटा व्यक्तिको भागमा कति पर्छ, टोटल ऋण राष्ट्रले उठाएको कति हो त्यो एउटा व्यक्तिको भागमा कति पर्छ भनेर हिसाब गरेकोलाई चाहिँ व्यक्तिको टाउकोमा परेको भनेर हिसाब गर्ने हो, त्यो बाँडेर हिसाब गर्ने हो र। बाँड्ने भनेको कुरै हुन्न, ऋण भन्ने बाँडफाँड हुँदैन। नेपालीको टाउकोमा 40,000 ऋण कसरी छ भने यस्तो पनि हावा पनि कुरा हुन्छ। नेपालीको टाउकोमा 40,000 ऋण त नेपाल सरकारले टोटल ऋण कति ल्याएको छ अहिले र नेपालको जनसङ्ख्या कति छ त्यसलाई भाग गरेर प्राप्त भन्न नजाने अब ऋण चाहिँ ल्याउने र अनि सरकारले चाहिँ आम नागरिकलाई बाँड्ने, हरेक व्यक्तिको नाममा बाँडफाँड गरेर त्यसलाई भागा यति पर्यो भन्ने होइन। ऋण भनेको लिने हो, ऋण भनेको सरकारले आवश्यकता अनुसार लिन्छ, अनि त्यो चाहिँ टोटल ऋण प्रति व्यक्ति चाहिँ ऋण कति पर्छ भन्ने हिसाब गरेर निकालौँ भने त्यो हिसाबले मात्र निकाल्ने हो। न कि यो ऋण लिएर आएर परदेश र स्थानीयलाई बाँड्ने, अनि परदेश र स्थानीयका नेपाली नागरिक कति छन् तेह्र भागा यति बढो भनेर सरकारले जिम्मा लिएको कुरा यो होइन, हजुरले सोधेको त्यसरी सोधेको थियो क्या। त्यसैले चाहिँ यो यसरी बुझ्नु पऱ्यो, त्यो भनेको टोटल ऋण कति हो देशको र हाम्रो टोटल जनसङ्ख्या कति, ऋणलाई भाग गर्दा एउटा एउटा चाहिँ व्यक्तिकोमा यसरी आउँदो रहेछ भनेर बुझ्नु पऱ्यो। पढेको हुनाले अन्टसन्ट सोधे जस्तो लाग्यो। यो राजस्व मार्फाङ गर्दा 15% पुरै प्रदेशलाई होइन, 15% चाहिँ नि 7 प्रदेशलाई बाँडियो, हरेक प्रदेशलाई 15% होइन है लोकेन्द्र विष्ट, टोटल 15% मध्येबाट 7 बाँडिन्छ हामीले राजस्व। त्यस्तै स्थानीय तहलाई पनि टोटल 15% लिएर आएर अनि त्यो 15% चाहिँ 753 बाँड्छ, तर यो सूत्रको आधारमा बाँड्छ, त्यो बुझ्नु पऱ्यो। सूत्र भनेको कसले बनाउँछ? राष्ट्रिय प्राकृतिक स्वत्ता वित्त आयोगले बनाउँछ। के को कसरी के को आधारमा बनाउँछ राजस्व बाँडफाँड गर्ने, त्यो मैले भन्न बाँकी छ। यो तपाईँ भरत थापा ककसको चाहिँ यहाँ म्युट गर्नुहोस् है, त्यहाँ त्यहाँ देख्नु। अब राजस्व बाँडफाँड गर्ने के हो, त्यहाँनिर अनुदान बाँडफाँडको कुरा मैले बुझेँ, बुझाइदिएँ। अब तपाईँले यहाँ सोधेको राजस्व कसरी बाँडफाँड, 15% र 15% पुरा बाँड्छ कसरी बाँड्छ भनेर सोधेको छ, त्यो चाहिँ अब तपाईँले लिन्छ। सङ्घले ऋण लिएर प्रदेश स्थानीय तहलाई अनुदान दिन सक्छ, किशोर जीले सोधेको ठिक छ, केशर मिजार उहाँले सोधेको ठिक छ, सङ्घले ऋण स्थानीय तहलाई दिन सक्छ, त्यो बुझ्ने भयो। कसैको यहाँ कुरा आइरहेको छ त्यो कुरा बन्द गर्नुहोस्। अब हामीले के बुझ्नु, राजस्व बाँडफाँड गर्दा 15% पुरै स्थानीय तहलाई बाँड्नु पर्यो र 15% चाहिँ स्थानीय तहलाई बाँड्नु पर्यो। राजस्व बाँडफाँडको आधार के हो त्यो म बताइदिन्छु, लोकेन्द्र विष्टले सोधेका छन्, त्योदेखि बाहेक सबैलाई भनिदिन्छु। राजस्व बाँडफाँड गर्दा हामीले निम्न कुरालाई आधार लिन्छौँ, एउटा जनसङ्ख्यालाई आधार लिन्छौँ, एउटा क्षेत्रफललाई आधार लिन्छौँ, अर्को मानव विकास सूचकलाई आधार लिन्छौँ, अर्को खर्चको आवश्यकतालाई आधार लिन्छौँ, अर्को राजस्व सङ्कलनमा गरेको प्रभावलाई आधार लिन्छौँ, कसैको त्यहाँ पूर्वाधार विकासलाई र विकासको अवस्थालाई, यति कुरालाई आधार लिन्छ। तपाईँ म्युट गर्नुहोस् है, कसको हो यो, कसको साउन्ड हो त्यो लेखिदिनु त, यो हल्ला गरेर म्युट गरेर म्युट नगर्ने को मलाई लेख्नुहोस्। हामीले बुझ्नु पर्यो के का आधारमा राजस्व बाँडफाँड गरिरहेछ भन्दाखेरि, हामीले जनसङ्ख्या, क्षेत्रफल, मानव विकास सूचक, खर्चको आवश्यकता, राजस्व सङ्कलनमा गरेको प्रयास, पूर्वाधार विकास र विशेष अवस्था, ती कुरालाई आधार लिएर सूत्र बनाउँछ राष्ट्रिय प्राकृतिक स्वत्ता आयोगले। अनि त्यसपछि 15% चाहिँ नि यी आधारमा सूत्र बनाएर स्थानीय तह 753 स्थानीय तहमा बाँड्छ, अर्को 15% चाहिँ नि यी आधारमा हरेक प्रदेशको जनसङ्ख्या, क्षेत्रफल, मानव विकास सूचक, खर्चको आवश्यकता, राजस्व सङ्कलनमा गरेको प्रयास, पूर्वाधार विकासको अवस्था, विशेष अवस्था, प्रदेश विभिन्न 7 प्रदेशको पनि 753 स्थानीय निकायको पनि सबैको यो अवस्था हेरेर अनि यसको आधारमा सूत्र बनाएर यो सूत्रको आधारमा चाहिँ 15% उसले बाँडफाँड गर्छ प्रदेश र स्थानीय तहलाई भनेर बुझ्नु पर्यो। यसको सूत्र कसले बनाइदिनु रहेछ भन्दा यो राष्ट्रिय प्राकृतिक स्वत्ता वित्त आयोगले बनाउँदो रहेछ भनेर बुझ्नु पर्यो लोकेन्द्र विष्टजी, तपाईँले यति कुरा बुझ्नु पर्ने चाहिँ त्यहाँ। अनि अर्को चाहिँ नि हो गुड, यो प्रवेश चाहिँ बडुवालजीले सोधेको कुरा चाहिँ एकदमै मिलेको छ, एकदमै मिलेको छ। अब हामी के गरौँ भन्दाखेरि चाहिँ नि राजस्वको बाँडफाँड गर्ने, अघि मैले अनुदानको बाँडफाँड गर्ने आधार भने, राजस्वको बाँडफाँड चाहिँ नि दुईवटा राजस्वको मात्रै बाँडफाँड हुँदो रहेछ, यो मूल्य वृद्धि कर र अन्त शुल्कबाट उठेको, त्यो बाँडफाँड गर्नु पऱ्यो भने पनि 7 कुरालाई आधार लिँदो रहेछ राष्ट्रिय प्राकृतिक स्वत्ता वित्त आयोगले। अनि त्यो आधार लिएर त्यो आधारका आधारमा उसले सूत्र बनाएर अनि मात्रै बल्ल बाँडफाँड गर्दो रहेछ भनेर बुझ्नु पऱ्यो। यसरी राजस्वको बाँडफाँड गर्ने पनि आधार हुँदो रहेछ, अनुदानको बाँडफाँड गर्ने पनि आधार हुँदो रहेछ। अनुदान चारो किसिमको अनुदान बाँडफाँड हुँदो रहेछ, राजस्व चाहिँ नि दुईवटा मात्रै राजस्व बाँडफाँड हुँदो रहेछ, यो मूल्य वृद्धि कर र अन्त शुल्कको मात्रै बाँडफाँड हुँदो रहेछ, अनुदान 4 बाँडफाँड हुँदो रहेछ। एकदम क्लियर छ कुरा बुझ्नलाई, यो दुईवटा कुरा अनि बाँड्ने आधार हुँदो रहेछ र सूत्र हुँदो रहेछ, त्यसको आधारमा बाँड्नु रहेछ। आधार र चाहिँ आधार तिनै आधारमा सूत्र बनाउने काम चाहिँ राष्ट्रिय प्राकृतिक स्वत्ता वित्त आयोगले गर्दो रहेछ। सूत्र बनाउने पनि आधार रहेछ, आधार के रहेछ त भन्दा संविधानले डिफाइन गरिदिएको छ यी आधारमा, त्यो अहिले मैले लेखेको पोइन्टहरू ती पोइन्टलाई आधार बनाएर त्यसको आधार ती आधारमा सूत्र बना, त्यो सूत्र चाहिँ सिफारिस गर् तैँले भनेर उसलाई भनिएको हुँदो रहेछ। यसरी मैले दुईवटा कुरा बुझाएँ, अहिले राजस्व र अनुदान यो दुईवटाको चाहिँ सङ्घ प्रदेश स्थानीय तहमा कसरी बाँडफाँड हुन्छ, कुन आधारमा हुन्छ, यति कुरा मैले बताइदिएँ। राजस्व यो चाहिँ तपाईँको र अनुदान बाँडफाँड गरेको सँगसँगै अब रोयल्टीको बाँडफाँड कसरी हुन्छ बुझौँ। रोयल्टी भनेको प्राकृतिक स्रोत साधनबाट प्राप्त हुने राजस्वलाई हामीले रोयल्टी भनेर भन्छौँ, यो पहिला बुझ्नु पर्यो। रोयल्टी बाँडफाँड भनेकै प्राकृतिक स्रोत साधनबाट प्राप्त हुने, प्राकृतिक स्रोत साधनबाट प्राप्त हुने स्रोत साधनको बाँडफाँड हो, त्यसलाई हामीले प्राकृतिक स्रोत साधनबाट प्राप्त हुने रकमलाई हामी रोयल्टी भनेर भन्छौँ। यो रोयल्टी केबाट प्राप्त हुन्छ म तपाईँलाई एकताली बताइदिन्छु। रोयल्टी चाहिँ हामीले जम्मा पाँचवटा कुराबाट प्राप्त हुन्छ, रोयल्टी पनि धेरै सबै छैन यहाँ, पाँचवटा कुरा छ तपाईँलाई बताइदिन्छु। एउटा पर्वतारोहण, सम्झिराख्ने, पर्वतारोहणबाट प्राप्त हुने रोयल्टी, एउटा विद्युतबाट प्राप्त हुने रोयल्टी, सबभन्दा धेरै पैसा तिनीहरूबाट आउँछ, अर्को वनबाट प्राप्त हुने रोयल्टी, अर्को खानी तथा खनिजबाट प्राप्त हुने रोयल्टी, अर्को पानी तथा अन्य प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी। यो पाँच किसिमका स्रोतबाट चाहिँ नि, प्राकृतिक स्रोतबाट चाहिँ नि रोयल्टी प्राप्त हुन्छ। पहिला रोयल्टी भनेको के बुझ्नु पर्यो, रोयल्टी भन्नाले पाँच प्रकारका प्राकृतिक स्रोत साधनहरूबाट प्राप्त हुने राजस्वलाई रोयल्टी भनेर बुझिन्छ। तिनलाई चाहिँ तिनबाट प्राप्त हुने राजस्व भनेकै रोयल्टी, त्यसलाई राजस्व भनिँदैन, त्यसलाई रोयल्टी भनिन्छ, प्राकृतिक स्रोत साधनबाट प्राप्त हुने पैसालाई। त्यो चाहिँ केबाट प्राप्त हुँदो रहेछ, एउटा पर्वतारोहणबाट रहेछ, एउटा विद्युतबाट रहेछ, एउटा वनबाट रहेछ, एउटा खानी तथा खनिज रहेछ, अर्को पानी तथा अन्य प्राकृतिक स्रोत। यो पाँचवटा प्राकृतिक स्रोतबाट प्राप्त हुने रकमलाई हामीले रोयल्टी भनेर भन्छौँ। अब यो फेरि सोध्यो भने अनुदान तथा राजस्वको बाँडफाँडको ढाँचा प्रत्येक साल परिवर्तन हुन्छ भनेर टोपेन्द्र कुमार लिम्बुजीले सोध्यो, अघि अर्कोले सोधेको थियो। त्यही अघि मैले त्यहीँ भन्दिएँ, अनुदान तथा राजस्वको बाँडफाँड गर्ने ढाँचा हरेक वर्ष परिवर्तन गर्न पाइँदैन। राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगले एकपटक बनाएको सूत्र पाँच वर्षसम्म परिवर्तन गर्न पाइँदैन, यो थाहा पाइराख्नु पर्यो। त्यस्तै यो समपूरक र विशेष अनुदानको चाहिँ सरकारले आवश्यकता अनुसार परिवर्तन गर्न सक्छ समपूरक र विशेषको हकमा, तर अरू चाहिँ अनुदानको हकमा, राजस्वको हकमा, जुनसुकै चाहिँ प्राकृतिक स्रोत साधन बाँडफाँडको हकमा जो प्राकृतिक स्रोत तथा वित्त आयोग ऐनले आधार बनाउँछ, सूत्र बनाउँछ, त्यो पाँच वर्षसम्म परिवर्तन गर्न पाइँदैन, हरेक वर्ष परिवर्तन भन्ने कुरा यसरी बुझ्नु पर्यो। बारम्बार परिवर्तन हुँदैन यो भनेर भन्नु पर्यो। समपूरक र विशेष अनुदान चाहिँ सरकारले आवश्यकता अनुसार मापदण्डको परिवर्तन गर्न सक्छ, त्यो पनि आवश्यक भयो भने मात्रै। बारम्बार परिवर्तन गर्नु उपयुक्त पनि हुँदैन र गरिने प्रचलन पनि हुँदैन भनेर लेख्नु पर्यो। अब यो रोयल्टी चाहिँ तपाईँलाई मैले बुझाएँ, रोयल्टी भनेको प्राकृतिक स्रोत साधनबाट प्राप्त हुने पैसा रहेछ, त्यो चाहिँ पाँचवटा कुराबाट प्राप्त हुँदो रहेछ। अब त्यो चाहिँ कसरी बाँडफाँड हुन्छ भन्ने यसको आधार छ, के आधारमा बाँडफाँड गर्ने म बताउँछु। रोयल्टीको बाँडफाँड हुने आधारहरू मैले राजस्व बाँडफाँड गर्ने आधार बुझाइदिएँ, अनुदान बाँडफाँड हुने आधार बुझाइदिएँ, राजस्व बाँडफाँड हुने प्रतिशत पनि बताइदिएँ, 70-15-15। अनुदान चाहिँ सूत्र बनाउने भयो, त्यसले यति यति भनेर बाँड्ने भएन, त्यो सूत्रको आधारमा बाँड्ने भयो। यो पनि 70-15-15 जाने, फेरि 15-15 सूत्रको आधारमा बाँड्ने भयो। त्यस्तै प्राकृतिक स्रोत तथा साधनको चाहिँ कसरी बाँडफाँड हुन्छ भन्ने यसको पनि आधार छ। आधार पहिला बनाउँछु, अनि त्यसपछि कति कति पर्सेन्ट बाँड्छ त्यसपछि बनाउँ। जनसङ्ख्या र जनसङ्ख्या विवरण, एउटा चाहिँ आधार जनसङ्ख्या हो, अर्को क्षेत्रफल हो, अर्को मानव विकास सूचक हो, अर्को खर्च आवश्यकता हो, अर्को राजस्व सङ्कलनमा गरेको प्रयास हो, अर्को पूर्वाधार विकास हो, अर्को विशेष अवस्था हो। विशेष अवस्था भनेको झन् प्राकृतिक स्रोत साधन त्यहाँ छ कि छैन भन्नेलाई हामीले विशेष अवस्था भनेर भन्छौँ। यसरी राजस्वको बाँडफाँड गर्नुको लागि अथवा प्राकृतिक स्रोत साधनको बाँडफाँड गर्नको लागि हामीले यी आधार लिन्छ, जनसङ्ख्या, जनसङ्ख्याको क्षेत्रफल, मानव विकास सूचक जस्ता कुराहरूलाई हामीले आधार लिन्छौँ। अर्को प्राकृतिक स्रोतको अवस्थिति के छ भन्ने पनि लिन्छ, प्राकृतिक स्रोतको परिचालनबाट कुन कुन क्षेत्र प्रभावित हुन्छ भन्नेलाई पनि लिइन्छ। त्यसपछि परिचालित प्राकृतिक स्रोतको स्रोत उप निर्भरता के छ भन्ने पनि लिइन्छ, अनि प्रतिफलबाट लाभान्वित जनसङ्ख्या कति हो भन्ने पनि लिइन्छ, प्राकृतिक स्रोतमा आश्रित जनसङ्ख्या कति छ भन्ने पनि आधार लिइन्छ। यस्ता आधारमा चाहिँ हामीले फेरि प्राकृतिक स्रोतको बाँडफाँड गर्नलाई यी आधारहरू लिन्छ। यी आधारमा हामीले प्राकृतिक स्रोतको बाँडफाँड गर्दा नेपाल सरकारले 50%, सम्बन्धित प्रदेशले 25% र सम्बन्धित स्थानीय निकायले 25% पाउँछ, यसरी बुझ्नु पर्यो। कुनै पनि प्राकृतिक स्रोत साधन चाहिँ 50-50-25-25 गरेर बाँडिँदो रहेछ। जस्तो उदाहरणको लागि चाहिँ यो कुनै एउटा जस्तो मानौ 4 नम्बर प्रदेशको, गण्डकी प्रदेशको मारदेव अथवा तपाईँलाई यही बनाइदिए मोदी जलविद्युत आयोजना भन्ने रहेछ भने मोदी जलविद्युत आयोजनाबाट आउने पैसा, त्यसबाट आउने चाहिँ रोयल्टी, मोदी जलविद्युत आयोजनाबाट आउने रोयल्टी नेपाल सरकारलाई 50% हुँदो रहेछ, 25% चाहिँ गण्डकी प्रदेशले लिन्छ, 25 नम्बर चाहिँ त्यो मोदी गाउँपालिकाले लिन्छ, जहाँ त्यो छ, जुन चाहिँ गाउँपालिकामा त्यो छ वा नगरपालिकामा त्यो छ त्यसको पैसा चाहिँ त्यसले लिन्छ। यसरी त्यो जुन चाहिँ नि स्थानीय पालिकामा प्राकृतिक स्रोत साधन छ त्यो पालिका, त्यो प्रदेश र सङ्घीय सरकार, त्यो तिनवटा बाहेक अरूले यसको पाउँदैन, बुझिराख्नु पर्यो। जस्तो उदयपुरमा ढुङ्गा खानी छ एकछिन मान्नुहोस् भने, उदयपुरको जुन चाहिँ गाउँपालिकामा त्यो ढुङ्गा खानी छ त्यो ढुङ्गा खानीको रोयल्टी 25% चाहिँ नि त्यसले लिनुभयो, 25% चाहिँ नि उदयपुर कुन प्रदेशमा पर्छ तपाईँ थाहा पाइराख्नुहोस्, त्यही प्रदेशले लिनुभयो। उदयपुर कति नम्बर प्रदेश हो? एक नम्बर प्रदेश हो। एक नम्बर प्रदेशले त्यसको 25% लिन्छ र 50% चाहिँ नि सङ्घीय सरकारले लिन्छ। यसरी चाहिँ नि रोयल्टीको बाँडफाँड चाहिँ यो सूत्रबाट हुन्छ भनेर भन्यो। मैले रोयल्टीको बाँडफाँड चाहिँ 50-25-25, राजस्वको बाँडफाँड चाहिँ नि 70-15-15 त्यसरी हुँदो रहेछ, र अनुदानको बाँडफाँड चाहिँ कहिको आधारमा हुँदो रहेछ भन्दा त्यसको पर्सेन्टेज छैन, त्यो चाहिँ सूत्र बनाउँछ राष्ट्रिय प्राकृतिक स्रोतता वित्तले, त्यसपछि मात्र बल्ल बाँडफाँड हुने गर्छ भनेर हामीले बुझ्नु पर्छ। त्यसरी चाहिँ हामीले बाँडफाँड गर्छौँ र यो बाँडफाँड गर्ने सूत्र चाहिँ बारम्बार परिवर्तन पनि हुँदैन, बाँडफाँड गर्ने ढाँचा र आधार पनि बारम्बार परिवर्तन हुँदैन। आधार त परिवर्तनै हुँदैनन्, केही नै हुन्छन्। सूत्र चाहिँ नि राष्ट्रिय प्राकृतिक स्रोतता वित्तले 5 वर्षमा परिवर्तन गर्न सक्छ, पुनरावलोकन गर्न सक्छ, आधार त्यही नै हुन्छ। समपूरक र विशेष अनुदान बाँड्नु पऱ्यो भने पनि यो अर्थ मन्त्रालय र योजना आयोगले बारम्बार त्यो परिवर्तन गर्दैनन्, आवश्यकता अनुसार समपूरक र विशेष अनुदानको लागि उनीहरूले ढाँचा अथवा कार्यविधि परिवर्तन गर्न सक्छन्। त्यो आधार र सूत्र चाहिँ परिवर्तन गर्न सक्दैन, आधार र सूत्र सधैँ एउटै हुन्छ, यसरी बुझ्नु पऱ्यो। 5 वर्षसम्म पुनरावलोकन गर्नुपर्ने हुन्छ। पासाङ लाङमा त सबभन्दा हुनसक्छ होइन, धनी एकदम सभामा त पर्छ, उसले चाहिँ मजाले चाहिँ उसको चाहिँ प्राकृतिक स्रोतको त्यो भाग अर्कोलाई बाँड्नु पर्दैन, पक्का हो। अब रोयल्टी बाँडफाँडको लागि आधार आवश्यक छ र सर भन्नु किन नहुनु, रोयल्टी बाँडफाँडको लागि आधार नभइदिने कसरी बाँड्ने त, रोयल्टी बाँडफाँड बिना आधार कसरी बाँड्ने? जस्तो तपाईँको पर्वतारोहण विद्युत बनमा चाहिँ दुईवटा पालिकामा पनि हुनसक्छ नि त, कान्छा एउटै मात्रै पालिकामा हुनसक्छ भन्ने छ र एउटा प्राकृतिक स्रोत चाहिँ दुईवटा प्रदेशको पनि हुनसक्छ, एउटा प्राकृतिक स्रोत चाहिँ दुईवटा पालिका तिनवटा पालिकाको पनि हुनसक्छ, त्यसैले त बाँडफाँड त गर्नु पऱ्यो। एउटा एउटा भयो पो बाँडफाँड गर्नु परेन, 50-25-25 बनायो भयो, दुईवटा भयो तिनवटा भयो भने त बाँडफाँड गर्नु पऱ्यो, त्यसरी चाहिँ नि बुझ्नु पऱ्यो। लोकेन्द्र विष्टजी आवश्यक छ र सर भनेर क्वेसन मार्लपछि छ भनेर मैले तपाईँलाई उत्तर दिएँ, आवश्यकै नहुने भन्ने भएन, यसरी बुझ्नु पऱ्यो। अब मैले चाहिँ कसरी बाँडिरहेको छ अहिले हाम्रो बाँड्दाखेरि चाहिँ सूत्र कसरी बनाउँछ भन्ने कुरा मैले एकताले सूत्रको बारेमा कुरा गरिदिन्छु, त्यसपछि तपाईँले बुझ्नु पऱ्यो 25% के खर्च गर्न पाउँछ भने। अब त्यो यतापट्टि चाहिँ विष्णुराज जोशीजीले सोधेको, अघि पनि विष्णुराज जोशीले यस्तै के लन्ठाङ्ग्रा लुन्नु सोधेको जस्तो लाग्थ्यो है मलाई, कतापट्टि सोधेको थियो एकताले। अब रोयल्टीबाट लिएको 25% केमा खर्च गर्न पाउँछ भने उसको त आफ्नो कोसा हुन्छ, उसले कार्यक्रम बनाउँछ, जेमा पनि खर्च गर्न पाउँछ। रोयल्टीबाट आए पनि, अनुदानबाट आए पनि, राजस्वबाट आए पनि, जेबाट आए पनि उसले खर्च गर्न पाउँछ, यसरी बुझ्नु पर्यो। कन्डिसनलदेखि बाहेक, कन्डिसनल ग्रान्टदेखि बाहेक, समपूरक र विशेषदेखि बाहेक, अरू जुन पनि स्थानीय तहले पैसा पाउँछ त्यो सबै उसले आफ्नो तजबिजले आफ्नो कार्यक्रम बनाएर जहाँ पनि खर्च गर्न पाउँछ, यो कुरा बुझ्नु पर्यो। प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँडसँग समीक के हो यो समानीकरण र सतत एउटै होइन, कहीँ प्राकृतिक स्रोतको बाँडफाँड अर्कै हो, समानीकरण र सशर्त अर्कै हो, एउटै हो भनेर सोध्यो दिलकृष्ण श्रेष्ठजी। यो कुरा अहिले मैले फरक फरक हो भनेर फरक फरक बुझाएर फरक फरक पढाएँ, उसले लर जोडेर एउटै हो भनेर लगाइदियो, के को एउटै हो नि, फरक हो। प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँडसँग चाहिँ यो समीकरण र सशर्त अनुदानको आधार चाहिँ नि एउटै छैन, त्यो फरक छ, हरेकको फरक फरक छ। समानीकरण र सशक्तको फरक, प्राकृतिक स्रोतको मैले अलगै भने, प्राकृतिक स्रोतको फेरि उसले बुझेन भने म प्राकृतिक स्रोतको फेरि भन्दिनँ, उसले प्राकृतिक स्रोतको चाहिँ बुझिन्छ क्या अहिले जस्तो लाग्यो। प्राकृतिक स्रोतको चाहिँ तिमीले बाँडफाँड गर्नु पऱ्यो भने कसरी बाँड्छ भने, एउटा प्राकृतिक स्रोतको अवस्थिति कहाँ छ त्यो प्राकृतिक स्रोत छ अवस्थिति, अर्को त्यसबाट त्यो प्राकृतिक स्रोतको परिचालनबाट प्रभावित हुने क्षेत्र त्यसलाई हेरिन्छ, अनि प्राकृतिक स्रोत उपरको निर्भरता कति कति छ निर्भरता भनेर हेरिन्छ, अनि प्रतिफलबाट लाभान्वित जनसङ्ख्या कति हो भन्ने हेरिन्छ, अनि प्राकृतिक स्रोतमा आश्रित जनसङ्ख्या कति हो भनेर हेरिन्छ, अनि प्राकृतिक स्रोतको संरक्षणमा कसको सहभागिता छ भनेर हेरिन्छ, यसरी पो हेरिन्छ त। अनि समानीकरण समपूरक अनुदानमा त छुट्टै छन् त्यसका आधार, यो प्राकृतिक स्रोतको आधार छुट्टै छ, एउटै पोइन्ट कहाँ छ, फरक फरक छ, त्यसरी बुझ्नु पर्यो। यसको लागि चाहिँ राष्ट्रिय प्राकृतिक स्रोतता वित्त आएको होइन भनेर हेर्नु, मैले फरक फरक नै लेखाएँ, उसले फेरि जोडेर बताइदियो फेरि। अब अर्को चाहिँ नि यो रोयल्टीको, यो रोशन गाउँलेजीले के सोधेको छ, अब यो भए रोयल्टीको सुरुमा कलेक्सन फेडरेसनले गर्छ अनि फेडरेसनको लिडरसिपमा डिस्ट्रिब्युट हुन्छ, हो त्यही हो त्यही हो त्यही हो, यसरी बुझ्नु पर्यो। अब मैले चाहिँ यो कसरी बाँडफाँड हुन्छ सूत्रको बारेमा कुरा गरौँ, सूत्र कसरी निकाल्छ भन्ने कुराको बारेमा, सूत्रको बारेमा अब कुरा गर्छु, अरू कुरा चाहिँ सकिसक्यो। सूत्र चाहिँ हामीले बाँडफाँड गर्ने बेलामा चाहिँ कसरी बनाउँछौँ भन्दाखेरि चाहिँ पहिला राजस्व बाँडफाँडको कुरा गरौँ अनि अनुदानको कुरा पनि गरौँला, अरू त बाँड्नै परेन, प्राकृतिक स्रोत साधन र रोयल्टी त, रोयल्टी तपाईँले रोयल्टी र यो राजस्व बाँडफाँड गर्ने आधार सूत्र एउटै हुन्छ। अब राजस्व बाँडफाँड र तपाईँको अनुदान बाँडफाँड कसरी गर्छ बताउँछु है। अनुदान बाँडफाँड गर्दाखेरि चाहिँ हामीले के बुझ्नु पर्यो भने हामीले चाहिँ यो खर्च र राजस्वको ग्यापलाई हामीले 70% वेट दिन्छ यो अनुदान बाँडफाँड गर्दा। खर्च र राजस्वको ग्याप कति राजस्व उठाउन सक्छ, कति खर्च गर्न सक्छ प्रदेश र स्थानीय तहले भनेर सङ्घले प्रदेश र स्थानीय तहलाई बाँड्दाखेरि कसरी दिनु रहेछ त भन्दा 70% चाहिँ खर्च र राजस्वको क्षमतालाई दिनु रहेछ, गरिबीलाई चाहिँ 20% अनि विभेदलाई चाहिँ 5% र त्यसपछि गएर पूर्वाधारलाई 5%। यसरी सङ्घले प्रदेश र स्थानीय तहलाई बाँड्नु पऱ्यो भने खर्च र राजस्वमा 70%, गरिबी 20%, विभेद 5%, पूर्वाधार 5% गरेर यसले बाँड्छ भनेर भन्नु पऱ्यो। यसको लागि राष्ट्रिय प्राकृतिक स्वत्ता विधायकको प्रतिवेदन हेरे पनि हुन्छ, यसरी अहिलेको हिस्सा त्यो छ। अनि फेरि प्रदेशले चाहिँ स्थानीय तहलाई बाँड्नु पऱ्यो भने सङ्घले प्रदेशलाई अनुदान बाँड्दाखेरि चाहिँ 70-20-5-5 गर्दो रहेछ, 5% चाहिँ तपाईँको विभेद, 5% पूर्वाधार, 20% गरिबी र 70% खर्च र राजस्वको क्षमतालाई हेर्दो रहेछ है। यो चाहिँ द प्रेसिस फर डिस्ट्रिब्युसन अफ ग्रान्ट फ्रम सेन्ट्रल लेभल अफ द फ्रम द फेडरल लेभल गभर्मेन्ट टु प्रोभिन्सियल एन्ड लोकल लेभल फर दि वेट द वेट अफ एक्सपेन्डिचर एन्ड रेभेन्यू विल बी 70%, पोभर्टी वेट फर पोभर्टी विल बी 20%, वेट फर डिस्क्रिमिनेसन विल बी 5%, वेट फर इन्फ्रास्ट्रक्चर विल बी 5%। यसरी बाँड्ने भयो। अनि प्रदेशले चाहिँ स्थानीयलाई बाँड्नु पऱ्यो भने खर्च र राजस्वको लागि 60%, द वेट फर रेभेन्यू एन्ड एक्सपेन्डिचर 60%, त्यसपछि गरिबीको लागि चाहिँ 15%, त्यसपछि विभेदको लागि चाहिँ 15%, पूर्वाधारको लागि 10%। यसरी चाहिँ सङ्घले प्रदेशलाई बाँड्नु पऱ्यो, प्रदेश र स्थानीय तहलाई बाँड्दाखेरि पनि 70-20-5-5 गरेर बाँड्दो रहेछ चारवटा कुरालाई आधार लिएर। अनि प्रदेशले चाहिँ फेरि स्थानीय तहलाई बाँड्नु पऱ्यो भने पनि यिनै चारवटा कुरालाई फरक फरक वेट राखेर बाँड्दो रहेछ भनेर बुझ्नु पऱ्यो। यो चाहिँ नि हामीले के बुझ्नु पऱ्यो भने यो हामीले कसरी चाहिँ बाँडफाँड गरिन्छ भनेर बुझ्नु पऱ्यो। त्यसमध्ये नै पूर्वाधार भन्यो भने चाहिँ जनसङ्ख्या त्यसमा हुन्छ, सडक हुन्छ, हरियाली हुन्छ, वन तथा हरियाली हुन्छ, जनसङ्ख्या, सडक, अब यो हरियाली जस्ता कुराहरूलाई पनि हामी लिन्छौँ। मानव विकास सूचक पनि हेर्छौँ, मानव विकास सूचक चाहिँ हरेकको निक्लिन्छ। यो चाहिँ तिमीले राष्ट्रिय प्राकृतिक स्वत्ता वित्त आयोगको फर्मुलाबाट हेरे पनि हुन्छ, यो त्यहीँ पनि लेखिदिया छ, त्यसबाट पनि त्यहाँ कति कतिले बाँडिया छ भने त्यहाँ लेखिदिया छ, त्यहाँबाट पनि तिमीले हेरेर लिन सक्छौ, त्यहाँ फर्मुला छ त्यसको बाँडिया छ। अब सङ्घीय सरकारबाट स्थानीय तहका लागि बाँड्नु पऱ्यो समानीकरण अनुदान, विभिन्न सशर्त र समानीकरण अनुदानहरू बाँड्नु पऱ्यो भने फेरि म बताइदिन्छु ल, अघि कसको छुटेको थियो फेरि लेखा थियो, छुटेको थियो भने लेख्न मिल्छ। अब यो सङ्घीय सरकारबाट स्थानीय तहका लागि समानीकरण बाँड्नु पऱ्यो भने उसले खर्च र राजस्वलाई 70%, गरिबी मानव र गरिबी सूचकलाई एउटा बनाएर 15%, त्यसपछि आर्थिक सामाजिक अन्य समानता भनेर 5%, पूर्वाधारलाई 10% गरेर गर्न पनि मिल्छ। यो 70-15-5-20 भयो अनि 10 गरेर पनि बाँडिन्छ है, त्यो मैले बताइदिएँ तिमीलाई। त्यसपछि गएर फेरि प्रदेशले चाहिँ प्रदेशका लागि सरकारले बाँड्नु पऱ्यो भने 60-15-15-10 गरेर बाँड्छ भनेर मैले अघि भने, त्यसरी बाँडफाँड हुन्छ भनेर मैले बताइदिएँ तिमीलाई। यो चाहिँ हरेक वर्षको लागि यसले वेट चाहिँ फरक फरक पार्न पनि सक्छ, आधार एउटै हुन्छन्, सूत्र पनि यसले चाहिँ बनाउँछ। यो सूत्र बनाउने बेलामा सूत्र त उसले सूत्रको कम्पोजिसन चेन्ज गर्न मिल्दैन, वेट चाहिँ त्यो हेरी हेरिकन उसले चेन्ज गर्छ है। त्यो भएर यो यही वर्षको लागि यही हुन्छ भन्ने हुन्न, अर्को वर्षको लागि 70 ठाउँमा 65 पनि बनाउन सक्ला हेरेर, अर्को 15 10 पनि बनाउन सक्ला, त्यसरी उसले गर्न सक्छ, त्यो अवस्था हेरेर गर्छ उसले। आधार त चेन्ज हुँदैनन्, तर यो वेट चाहिँ उसले हेरेर चाहिँ परिवर्तन गर्न सक्छ। अनि अर्को चाहिँ हामीले यो यसरी बाँड्ने भयो, यो चाहिँ मैले अनुदानको कुरा गरेँ। अब राजस्वको बाँडफाँड गर्नु पऱ्यो भने केन्द्रले प्रदेशलाई बाँड्नु पऱ्यो भनेदेखि स्थानीय तहलाई पनि बाँड्नु पऱ्यो भने जनसङ्ख्यालाई 70%, क्षेत्रफललाई 15%, मानव विकास सूचकलाई 5%, न्यून विकासलाई चाहिँ 10%, त्यसरी उसले गर्छ। के केलाई भन्दा राजस्व बाँडफाँड गर्नु पऱ्यो भने जनसङ्ख्या 70, क्षेत्रफल 15, मानव विकास सूचक 5, न्यून विकास 10, त्यसरी बाँड्छ भनेर भन्नु पऱ्यो। जनसङ्ख्या, क्षेत्रफल, मानव विकास सूचक र न्यून विकास गरेर जनसङ्ख्यालाई 70%, क्षेत्रफल 15%, मानव विकास 5%, न्यून विकास 10% भनेर बाँड्छ भनेर भन्नु पऱ्यो। अघि मैले अनुदान बाँडफाँड भने, यो मैले राजस्व बाँडफाँडको आधार भने, एउटा एउटा लेखे हुन्छ, त्यो सङ्घले प्रदेशलाई, प्रदेशले स्थानीयलाई लेख्नु पर्दैन, सङ्घीय सरकारले बाँडफाँड गर्दा यसरी बाँड्ने गरेको छ भनेर अघि खर्च र राजस्वको क्षमता 70%, गरिबी 20%, विभेद 5%, पूर्वाधार गरिबी 10% है, 20 होइन, खर्च र राजस्व 70%, गरिबी 10%, विभेद 5%, पूर्वाधार 5%, के अरे 10%, त्यसरी बनाउनु पऱ्यो है, 70, 10 अनि त्यसपछि 5, 70, 10, 80 भयो, 5, 85 अनि 15 है, 20 भनेको थिएँ नि अघि मैले अनुदानमा, त्यो 20 ठाउँमा 10 लेख्नु ल, 70, 10, 5, 15 अनुदान बाँडफाँड गर्नु पऱ्यो भने, प्रदेशको चाहिँ 60, 15, 15, 10 भनेको थिएँ मैले, त्यो लेख्नु पर्दैन, प्रदेशको सङ्घको मात्रै बनाएको हुन्छ तपाईँले, राजस्वको बाँडफाँड गर्नु पऱ्यो भने 70, 15, 5, 10 है, चारवटाकै सूत्र हुन जान्छ, यो तिनवटाको सूत्र भन्न, तरिका भरत थापा ल, एउटा म सुरुदेखि भनिदिन्छु, तिनवटाको सूत्र बताइदिन्छु ल, अनुदानको सङ्घले बाँड्दा भनेर लेख्नुहोस्, अरू केही गर्नु पर्दैन, सङ्घले चाहिँ अनुदान बाँड्दाखेरि चाहिँ नि खर्च र राजस्वको खर्च र राजस्वको क्षमता 70%, गरिबी 10%, विभेद 5%, पूर्वाधार 15%, सकियो, अनुदानको सिद्धि हो। अब राजस्वको जम्मा तिनवटा बाँड्ने हो, चारवटा किन लेख्यो, अब अनुदानको के अरे राजस्वको अनुदान सिद्धि, अब राजस्व, राजस्वमा जनसङ्ख्या 70, क्षेत्रफल 15, मानव विकास सूचक 5, न्यून विकास 10, यो राजस्वको बाँडफाँड भयो, अनुदानको बाँडफाँडको अघि चारवटा लेखिदिएँ, यतापट्टि अहिले राजस्व बाँडफाँडको कुरा गरेँ, जनसङ्ख्या 70, क्षेत्रफल 15, मानव विकास सूचक 5 र अनि न्यून विकास सूचक 10, यो राजस्व बाँडफाँड गर्थे। अब एउटा मात्रै बाँकी छ, प्राकृतिक स्रोत साधनबाट प्राप्त रोयल्टी, बाँड्ने तिनवटा हो, चारवटाकै सूत्र किन चाहियो। अब एउटा प्राकृतिक स्रोत बाँड्नु पऱ्यो भने कसरी बाँड्छ, जनसङ्ख्या 45%, सडक 50% र वन तथा हरियाली 5%, सिधै सिम्पल कुरा छ, यसकै आधारमा बाँड्छ लेखे भयो। अब प्रदेशमा स्थानीयमा कसरी बाँड्छ भन्ने फर्दर चाहिँ तिमीले त्यही राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदनबाट पढ, जाँचको लागि हेतिभएपछि पुग्छ छोटकरीमा, मैले अलि डिटेलमा पढ्छु भने तपाईँलाई मन लाग्यो भने तपाईँले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन छ यसबारे निकालेको, त्यसले सबैलाई बाँडेको लेख्यो, भएको छ, यो शिव रेग्मीले भनेको ठिक छ, 77-78 चेन्ज छ, त्यो चेन्ज भएकै हेर्न मिल्छ, प्राकृतिक स्रोतको चाहिँ 45, 50 र 5, 45 भनेको जनसङ्ख्या, 50 भनेको सडक र 5% भनेको वन तथा हरियाली, रोयल्टीको चाहिँ नि बाँडफाँड गर्नु पऱ्यो भने त्यही हो 45, 50 र 5, 45 जनसङ्ख्या, 50 सडक, 5 वन तथा हरियाली, रोयल्टी भनेकै त्यही हो है, सकियो, यो प्राकृतिक स्रोतको र रोयल्टी भनेको एउटै हो, यो दुइटा बुझ्नु पऱ्यो, कमल सुवेदी, दिनेश खनाल र चक्रबहादुर घरतेजीले सोधेको, तिनटैले सोधेको कुरा एउटै हो, त्यसलाई 45, 50 र 5, यो परिवर्तन भएको छ 77-78 हाम्रो शिव रेग्मीले लेखेको छ, त्यो एकदम ठिक लेखा छ शिव रेग्मीजीले, त्यो फलो गर्नु, उहाँले भन्या फलो गर्नु, यो चाहिँ त्यो प्रतिवेदनबाट हेरेर त्यहाँबाट लेख्ने, यतिभन्दा बढी यो अन्तर सरकारी वित्त हस्तान्तरणमा बुझ्नु आवश्यक छैन। अब कुरा आयो के भने यो साइन्टिफिक छ, उपयुक्त छ भन्यो भने बकाइदा छ, किनकि 753 मानव विकास सूचक, 753 जनसङ्ख्या, 753 विकासको अवस्था लगायतको कुराहरू हो, एकदम एकदम तीबाट हेऱ्यो हुन्छ, कमल सुवेदी तीबाट हेर्दा हुन्छ, अनि त्यो त्यो कुरालाई हेरेर गरेको हुन्छ, त्यस कारणले यो साइन्टिफिक छ भनेर भन्नु पर्यो, तर पनि अहिले कतिपय चाहिँ कुराहरू मिलेको छैन, वित्तीय संहिता अनुरूपकै यो बाँडफाँड गरेको छैन भन्ने आएको छ, जस्तै उदाहरणको लागि जनसङ्ख्या, भूगोल जस्ता कुराहरूलाई हेरेर त्यसरी बाँडफाँड गरेको जस्तो देखिएन, विकासको अवस्थालाई पनि राम्ररी मूल्याङ्कन गरेको देखिएन, यसको कारण के भने एक त तथ्याङ्कको अभाव छ, हाम्रो तथ्याङ्कको अभाव छ एउटा, अर्को हाम्रो भौगोलिक परिवेश पनि जटिल छ, त्यसलाई हामीले सही तरिकाले मापन गर्न, हाम्रो भौगोलिक परिवेशलाई सही तरिकाले मापन गर्न जुन कठिन किन छ भने पहाडको पहिरो खसेर तराईमा प्रब्लम आइरहेको हुन्छ, त्यसैले कुन ठाउँमा प्रब्लम, अब प्रब्लम पहाडमा पनि भयो, त्यसको फेरि तराईमा पनि भयो, कुनजनालाई बढी पहिरो भएको ठाउँलाई बढी प्रभाव भएको मान्ने कि पहिरोबाट आएको बाढीले फेरि त्यो खेती तराईको खेती जाने चुरेबाट आएको जाने गेगरले जाने गेगर त्यो जम्मै चाहिँ पहिरोले जाने खेतीयोग्य जमिनलाई नष्ट गरेको कसलाई, त्यहाँ चुरेमा चाहिँ घरै बगाए मान्छेको एकछिन मान्नुहोस्, त्यहाँ पनि समस्या भयो, चुरेबाट आएको पहिरोले फेरि यता तराईमा आएर चाहिँ 1000 बिघा जमिन चाहिँ ध्वस्त बनाइदियो, अब कतापट्टिको लागि आधार मानेर बाँध्ने त त्यो एउटा हाम्रो भौगोलिक अवस्थाले पनि बाँडफाँड गर्न गाह्रो छ, तथ्याङ्क पाउन पनि गाह्रो छ, देयर आर डिफिकल्टिज अर च्यालेन्जेस टु डिस्ट्रिब्युट सच टाइप अफ रेभिन्यू रोयल्टी एन्ड ग्रान्ट्स फर प्रोभिन्सियल एन्ड लोकल लेभल so many obstacles are there. First one is the geographical nature of the country. Second one is the disaggregated data, not available of accurate data and disaggregated data for different indicators. And third one is no appropriate, no scientific appropriation of these indicators for the distribution of resources. यो रिसोर्सेस अथवा यो बाँड्नको लागि चाहिँ साइन्टिफिक आधार पनि हामीसँग छैन. जे आधार छ त्यसलाई मान्य गरेका छौँ. जनसङ्ख्या, क्षेत्रफल, भौगोलिक कुरालाई हामीले ध्यान दिँदाखेरि पनि भौगोलिक विविधतालाई पनि राम्ररी ध्यान दिन सकिरहेका छैनौँ. हामीले विभेदलाई पनि ध्यान दिन सकिरहेका छैनौँ. इभन जनसङ्ख्याकै आधारमा पनि हामीले इक्वल वर्डतिर गर्न सकेका छैनौँ. त्यहाँ चाहिँ क्वेसन छ. र पनि अहिले एउटा सामान्य सूत्रको आधारमा दिएको हुनाले त्यति साह्रो छ नि, त्यति ठुलो छ नि वित्तीय संहितालाई नै क्वेसन हुने गरेर हाम्रो चाहिँ बाँडफाँड भएको होइन कि सामान्य समस्याहरू हाम्रो छन् त्यसलाई सुधार्दै वित्तीय संहिता अनुरूपको बाँडफाँड गर्ने हिसाबमा हामी जानुपर्छ भनेर तपाईँ लेख्न सक्नुहुन्छ. यसको कमजोरीहरू पनि छन् भनेर लेख्दिने, कमजोरीको सुधार चाहिँ यसरी गर्न सकिन्छ भनेर अहिले मैले भनेको पनि लेख्नु. यो ती भइसकेपछि हामीले यो पहिलो खण्ड जुन तपाईँले पढ्नुपर्ने थियो त्यो खण्ड चाहिँ सिद्धियो. बिचमा तपाईँले केही सोध्नुहुन्छ भने सोध्नुहोस्, त्यहाँ म भनिदिन्छु, सोधेको कुरा भनिदिन्छु, नभए म अर्को खण्ड सुरु गर्छु. यसमा तपाईँलाई कुनै कन्फ्युज छ भने मलाई त्यहाँ च्याट बक्समा लेख्नुहोस्, मैले सबै कुरा बताइदिन्छु, एकदमै बताइदिन्छु, टेन्सन लिनु पर्दैन. सूत्रको आधार चाहिँ एकपटक भनिदिनु सर भनेर भन्यो. सूत्रको आधार चाहिँ राजस्वको, अनुदानको र रोयल्टीको फरक फरक छन् भनेर मैले भने. अनुदानमा चाहिँ सशर्त र समानीकरणको आधार एउटै छ, समपूरक र विशेषको आधार एउटै छ. अघि लेखा त नि म छ सातवटा आधार, त्यो आधारलाई हामीले सूत्रको आधार भनेर भन्छौँ. सुझिराख्नु है, मैले समानीकरण र सशर्तमा सात सातवटा आधार भने, समपूरक र विशेष अनुदानमा पनि मैले छ सातवटा आधार भने. त्यो अनुदानको आधार त्यस्तो हुन्छ, सूत्र चाहिँ एउटै हुन्छ. अनुदानको लागि हामी एउटै सूत्र बनाउँछौँ. तिनलाई ती आधार लिएर अनुदानको लागि सूत्र बनाउनु पऱ्यो भने हामीले यो खर्च र राजस्वको 70%, गरिबी 10%, विभेद 5% र पूर्वाधारलाई 5% वेट दिएर बनाएको रहेछ भनेर बुझ्नु पऱ्यो. आधार चाहिँ अघि मैले भनेको कुरा भए, समपूरकको र विशेषको लागि छुट्टै, सशर्त र समानीकरणको लागि छुट्टै, ती आधारमा. अनि वेट चाहिँ हामीले केमा दियौँ त भन्दा, यो उसमा खर्च र राजस्वमा 70%, गरिबीमा 10%, विभेदमा 5%, पूर्वाधारमा 15% दियौँ. त्यसपछि अनि राजस्व बाँडफाँडको पनि आधार भने मैले जनसङ्ख्या, क्षेत्रफल लगायतको कुराहरू यसको आधार हो भनेर भने, सातवटा आधार भनेको थिएँ. त्यसको आधारमा वेट चाहिँ जनसङ्ख्या 70, क्षेत्रफल 15, मानव विकास सूचक 5 र न्यून विकास 10 भनेर भने मैले. त्यस्तै प्राकृतिक स्रोत साधनको बाँड्दाखेरि चाहिँ प्राकृतिक स्रोत साधनको अवस्थिति, प्राकृतिक स्रोत साधनबाट प्रभावित क्षेत्र, प्राकृतिक स्रोत साधनमा आश्रित जनसङ्ख्या लगायतका मैले आधार भनेको थिएँ 6-7 र त्यसको सूत्र भनेको जनसङ्ख्या 45, सडक 50, वेट भनेको र वन तथा हरियाली 5. यी चाहिँ तपाईँको के हुन् त भन्दा वेट हुन्. एउटा चाहिँ आधार भयो भने मैले अघि, अनि यो वेट भयो, अनि यही वेटकै आधारमा उसले सूत्र बनाएर अनि बाँडफाँड गर्ने. यसरी चाहिँ हामीले ढाँचा सूत्र जे भने पनि यति कुरा लेख्नु पऱ्यो. यो मैले चाहिँ नि यो चाहिँ नि सूत्रको आधार भन्ने कुरा पप्पु पोखरेलजीले, प्रभा पोखरेलजीले बताउनु भएको थियो, उहाँलाई बताइदिएँ मैले. अब रोशन ज्ञानले फिजिकल डिसिजनको बारेमा इङ्ग्लिसमा भनिदिनु न सर भनेर भनेको छ. फिजिकल डिसिजनलाइजेसन इज अ प्रोसेस अफ डिस्ट्रिब्युटिङ रिसोर्सेस टु द लोकल एन्ड प्रोभिन्सियल लेभल. इट इज कल फिजिकल फेडरलिजम. इन फिजिकल फेडरलिजम, अन द बेसिस अफ पपुलेसन्स, अन द बेसिस अफ जियोग्राफी, अन द बेसिस अफ इन्फ्रास्ट्रक्चर्स, अन द बेसिस अफ डेभलपमेन्ट स्टेटस, रिसोर्सेस आर एलोकेटेड इन डिफरेन्ट प्रोभिन्स एन्ड लोकल लेभल अन डिफरेन्ट बेसिस. दिज बेसिस आर बेसिकल्ली इक्वलाइजेसन्स, end of discriminations, and the priority of the infrastructure and the status of the development are the basic indicators or basic criteria for distributing resources among the government. Among the different resources, the resources distribution criteria, populations, geography, discrimination, level of discriminations, level of revenue and expenditures allocations, level of infrastructure and development, status of people are also considered as a criteria for distributing different resources. Yesari jani lekhnu paryo fiscal decentralization ko barema lekhnu paryo bhane english ma roshan gyanle je. It is a process of allocating resources to different level. It is a process of giving authority to different level of government for fiscal collections, fiscal allocations, revenue collections, royalty mobilizations and subsidies mobilized, grant mobilizations in different level of government according to their necessity, according to their development status, according to their social and economic status, and according to their inequality. त्यो कुरा चाहिँ हजुरले लेख्नु पऱ्यो, इङ्ग्लिसमा लेख्दा. क्वेसन चाहिँ कसरी आउँछ भने, यो वित्तीय मतलब तपाईँले वित्तीय हस्तान्तरण भन्नाले के बुझ्नुहुन्छ, विभिन्न तहका सरकारहरू बिच वित्तीय हस्तान्तरण कसरी हुन्छ, वित्तीय हस्तान्तरणका लागि अवलम्बन गरिएका आधारहरू के हुन्, यो संवैधानिक आधार के हुन्, सूत्र कसरी बनाइन्छ, कुन आधारमा गरिन्छ, अहिले वित्तीय हस्तान्तरण चाहिँ उपयुक्त विधिबाट भएको छ कि छैन, यदि भएको छैन भने सुधार गर्नलाई के गर्नु पर्ला भन्ने खालको क्वेसन चाहिँ यसबाट सोध्छ. यो चाहिँ नि चक्रबहादुर घरतेजीले सोधेको क्वेसन कस्तो आउँछ भन्नेको कुराको मैले बताइदिएँ. अनि वित्तीय संहिताको बारेमा मैले अघि भने, इङ्ग्लिसमा भने, वित्तीय संहिता भनेको विभिन्न तहका सरकारहरू बिच वित्तीय स्रोत साधनहरूको बाँडफाँड गर्ने, वित्तीय स्रोत साधनहरूको विभाजन गर्ने, विभिन्न तहका स्थानीय तह र प्रदेश तहलाई वित्तीय रूपमा सक्षम बनाउने, वित्तीय अधिकारहरू प्रदान गर्ने कार्यलाई नै वित्तीय संहिता भनेर बुझिन्छ भनेर लेख्नु पऱ्यो. वित्तीय संहिताले विभिन्न तहका सरकारहरूलाई राजस्व सङ्कलन गर्ने, अनुदान प्राप्त गर्ने, ऋण प्राप्त गर्ने अधिकार प्राप्त गर्छ. यसले विभिन्न आफ्नो खर्च राजस्व जुटाएर अथवा रोयल्टी जुटाएर खर्च गर्ने अधिकार पनि ती निकायहरूलाई दिन्छ. ती निकायहरू वित्तीय रूपले स्वायत्त हुन् भन्ने पनि यसले परिकल्पना गरेको हुन्छ. वित्तीय रूपमा समृद्ध हुन् प्रदेश र स्थानीय तह, हरेक प्रदेश हरेक स्थानीय तह वित्तीय रूपमा कम्पिटेटिभ पनि हुन्, समृद्ध पनि हुन् भन्ने उद्देश्य पनि यसले राखेको हुन्छ भनेर वित्तीय संहिताको बारेमा लेख्नु पर्यो भने यसरी लेख्नु पर्यो पप्पु कुमार गुप्ताजी अरू साथीलाई पनि. फिस्कल फेडरलिजम भनेकै त्यही हो, वित्तीय संहितालाई नै हामीले फिस्कल फेडरलिजम भन्नु भनिन्छ. जहाँ संविधानले नै सङ्घ प्रदेश स्थानीय तहलाई वित्तीय स्रोत साधन सङ्कलन गर्न, खर्च गर्न, वित्तीय स्रोत साधनको परिचालन गर्न अधिकार दिएको हुन्छ, र त्यो अधिकार अन्तर्गत बसेर वित्तीय वित्तीय इकाइहरूले विभिन्न सङ्घीय प्रदेश र स्थानीय इकाइहरूले चाहिँ आआफ्नो अधिकारभित्रको वित्तीय स्रोत साधनहरू सङ्कलन गर्ने, परिचालन गर्ने र त्यसको समुचित व्यवस्थापन गर्ने को साथसाथै सङ्घ प्रदेशबाट चाहिँ वित्तीय स्रोत साधन प्राप्त गर्ने अधिकार राख्दछन्, एक आपसमा आफ्नो वित्तीय स्रोत साधनको विनिमय गर्ने अधिकार प्राप्त गर्दछन्. यही प्रणालीलाई हामीले फिस्कल फेडरलिजम भनेर बुझिन्छ भनेर लेख्नु पर्यो रोशन ग्यावालीजी अथवा को कोले सोध्नु भएको थियो यहाँ. अन्तर सरकारी वित्त हस्तान्तरणलाई कसरी थप प्रभावकारी बनाउनु होला सर भनेर भन्यो भने, अघि मैले भनेको थिएँ नि अन्तर सरकारी वित्त हस्तान्तरण एउटा तथ्याङ्कलाई पहिला ध्यान दिनु पऱ्यो, अर्को चाहिँ क्षेत्रफल र आफ्नो भौगोलिक परिवेशलाई राम्ररी हेर्नु पऱ्यो, अर्को इनइक्वालिटीको अवस्था गरिबीको अवस्था राम्ररी थाहा पाएको हुनु पऱ्यो, अर्को चाहिँ नि विकासको अवस्था अनुसार पूर्वाधारको अवस्था अनुसार चाहिँ नि हामीले क्राइटेरियाहरू र सूत्रहरू बनाएर चाहिँ नि यो प्राकृतिक स्रोत साधनको बाँडफाँड गर्नु पऱ्यो. स्थानीय प्रदेश सरकारलाई आफैमा सक्षम बनाउन, कपाबल बनाउनलाई उनीहरूलाई थप आर्थिक अधिकारहरू उपलब्ध गराउनु पऱ्यो भन्ने कुराहरू हजुरले लेख्न सक्नुहुन्छ कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर. अनि संविधानको भावना विभिन्न तहका सरकारहरू बिच आपसमा समन्वय, सहकार्य, सह अस्तित्व त्यसलाई चाहिँ त्यहाँ पनि जोड्नु होला, त्यो जानी जोड्न मिल्ने भयो हाल्नु जस्तै त्यसलाई त्यहाँ हाल्नु होला भइहाल्छ. अनि संहिता लागू देशमा यस्तो अनुदान र यो एकदमै हुन्छ सबै यही हो. यसरी तपाईँले यो हाम्रो प्रवेश बडुवालजीले सोध्नु भएको छ, संहिता लागू फिस्कल फेडरलिजम लागू भएका सबै देशमा अनुदान रोयल्टी राजस्व बाँडफाँड गर्ने आधारै नै हुन्, यी नै हुन्. तर यो भन्दा पनि अझ वैज्ञानिक आधारमा विभिन्न कन्ट्रीले चाहिँ अनुदान राजस्व र रोयल्टी बाँडफाँड गरेका छन्, हामी कहाँ चाहिँ त्यो अझै अभ्यास गर्न सकेको छैन. केन्द्रले नै बढी अधिकार राखेको अहिलेको अवस्था हाम्रो छ. अरू कन्ट्रीको तुलना र हाम्रो तुलना गर्ने हो भने केन्द्रको चाहिँ अधिकार ज्यादा, प्रदेश र स्थानीयतालाई कम अधिकार दिएको अवस्था छ. तर फर्म्याट फर्मुला सिद्धान्त चाहिँ अन्तर्राष्ट्रिय र हाम्रो चाहिँ एउटै नै हो भनेर हामीले बुझ्न सक्छौँ. तर हाम्रो मानसिकता चाहिँ अझै पनि केन्द्रीयता भएको हुनाले प्रदेश र स्थानीय तहलाई अधिकार दिन हिचकिचाउने, आर्थिक अधिकारहरू दिन हिचकिचाउने, स्रोत साधन दिँदाखेरि दुरुपयोग गर्छन् कि भनेर शङ्का गर्ने त्यो प्रवृत्ति चाहिँ हामी कहाँ छ, बाहिर त्यस्तो प्रवृत्ति छैन. यो चाहिँ हाम्रो कमजोरी हो भनेर बुझ्नु पर्यो. अब सक्षम भयो भने बाँड्न नबाँड्दा पनि हुने हो सर, होइन, यो बाँड्नुपर्ने निशर्त के भन्छ अधिकारहरू यो स्थानीय तह र प्रदेशले पाएको, सङ्घीय प्रणाली अन्तर्गत प्रदेश र स्थानीय तहले पाएको अधिकार हो, त्यो बाँड्नै पर्छ, नबाँडेर सुख पाउँदैन. त्यस कारणले के बुझ्नु पऱ्यो भने यसलाई हामीले प्रदेश र स्थानीय तहले प्राप्त गर्ने अधिकार हो भनेर बुझ्नु पऱ्यो. यो चाहिँ बाँड्न बाँड्ने भनेको त सँगसँगै पैसा हुन्छ, उसँगै रिसोर्स हुन्छ. सक्षम भयो भने त पर्दैन, सक्षम भयो भने चाहिँ ऊ आफैले म तेरो लिन्न भन्न सक्छ, तेरो अनुदान तेरो राजस्व म लिन्न किनकि म आफै सक्षम छु भनेर उसले नभनेसम्म उसले भन्न उसले भनेर नलियो अलग कुरा, नत्र भने उसले पाउने जन्मजातले अधिकार रहन्छ. बाउले चाहिँ छोरोले चाहिँ बाउसँग सम्पत्ति पाउने अधिकार जस्तै हो यो। म लिन्न बात मलाई प्रशस्त आँख्दैछ तिम्रो सम्पत्ति चाहिन्न नभनेसम्म उसले लिन पाउँछ, यसरी बुझ्नु पर्छ। अब नेपालीको छुट्टै नेपालीको के हो चुनौती, नेपालको चुनौती त्यो अघि नै भनिसकेँ मैले, पप्पु कुमारजी जुनसुकै बाँडे भने पनि हामीहरू सङ्घीयमा हाम्रो केन्द्रीय मानसिकता छ, स्थानीय र प्रदेशलाई रोयल्टी राजस्व अनुदान कसैको पनि प्राप्त अधिकार दिएको छैन, जम्मा 15% बाँडेको छ, त्यो पनि 753 बाँड्छ, तपाईँ त्यो लेख्न सक्नुहुन्छ, प्राप्त अधिकार छैन। अझै कतिपय राजस्वहरू चाहिँ केन्द्रीय सरकारकै छन्, सङ्घीय सरकारको छ, उसले प्रदेश स्थानीयलाई दिएको छैन भनेर तपाईँ लेख्न सक्नुहुन्छ। राजस्व रोयल्टी अनुदान बाँडफाँड गर्ने आधार फेरि पनि तिनै हुन्, पुनरावलोकन गर्ने जनसङ्ख्या हो, क्षेत्रफल हो, प्राकृतिक स्रोतको अवस्थिति हो, त्योभन्दा अर्को केही पनि हुँदैन, त्यसको स्ट्याटस के छ त्यसैको आधारमा बाँड्ने हो, त्यो आधार भने परिवर्तन हुँदैन। सूत्र चाहिँ पुनरावलोकन हुनसक्छ, जस्तो जनसङ्ख्यालाई 70 दिइएको थियो भने जनसङ्ख्या ट्रान्सफर भयो एक ठाउँबाट अर्को ठाउँ माइग्रेट भएर मान्छे गयो भने अब 60 दिन सकिने भयो, विकासको स्तर बढ्यो भनेदेखि त्यसलाई कम वेट दिन मिल्ने भयो, त्यो पुनरावलोकन गर्ने आधार भनेको त्यो, त्यो वेटमा चाहिँ हामी चेन्ज गर्न सक्छौँ, तर ती विषयहरू त त्यही नै रहन्छन् भनेर बुझ्नु पऱ्यो लोकेन्द्र विष्टजी। अनि अर्को अल्टिमेट अब्जेक्टिभ टु मेक प्रोभिन्सियल लोकल लेभल यो सेल्फ रिलायन्ट भनेर लेख्नु पऱ्यो भने पनि हामीले के लेख्नु पऱ्यो भने प्रदेश र स्थानीय तहलाई राजस्व अनुदान र रोयल्टी तिनटैको अधिकार बढिदिनु पऱ्यो, त्यसपछि उनीहरूलाई खर्च गर्न सक्षम बनाउनु पऱ्यो, अनि उनीहरूलाई चाहिँ एउटा राजस्वहरूको कसरी परिचालन गर्ने भन्ने कुराको क्षमता विकास गराउनु पऱ्यो, तालिम दिनु पऱ्यो, सफ्टवेयरहरूको विकास गर्नु पऱ्यो, अनि त्यसले चाहिँ प्रोग्रामहरू कार्यक्रमहरू कसरी परिचालन गर्न सकिन्छ भन्ने बनाइदिनु पऱ्यो, त्यसरी चाहिँ त्यसको क्षमता बढाउन सकिन्छ भनेर लेख्न सकिन्छ। अन्तर सरकारी वित्तीय हस्तान्तरण भूमिका वित्तीय संहिता कार्यान्वयनमा पूर्ण छ, यही वित्तीय सरकारी हस्तान्तरणकै माध्यमबाट हामीले वित्तीय संहिता कार्यान्वयन गरेका छौँ, त्यस कारणले वित्तीय संहितामा चाहिँ अन्तर सरकारी वित्तीय हस्तान्तरणको उल्लेख्य भूमिका छ, अन्तर सरकारी वित्तीय हस्तान्तरणले नै वित्तीय संहितालाई बलियो बनाएको छ, हरेक स्थानीय तह हरेक प्रदेशले आआफ्नो स्रोत साधनहरू प्राप्त गर्ने कुनै न कुनै रूपमा चाहिँ अहिले स्रोत साधन पाउने अवस्था बन्यो, हिजोको दिनमा स्थानीय तहले यसरी पैसा पाउँदैन थिए, अहिले वित्तीय संहितामा गइसकेपछि यसले मजाले रिसोर्सहरू पाउने थाले, सङ्घमा स्थानीय तहमा मजाले पैसा गएको अवस्था छ, उनीहरूको क्षमता चाहिँ कमजोर छ, तर वित्तीय संहिताले स्थानीय तहमा स्रोत र साधन चाहिँ मजाले दिएको छ, कर्तव्य अधिकार जिम्मेवारी क्षमता त्यो चाहिँ प्राप्त नहोला तर स्रोत साधन चाहिँ केही न केही रूपमा गइसकेको छ भनेर तपाईँ लेख्न सक्नुहुन्छ। अब यो स्थानीय तहले सङ्कलन गर्ने सबै प्रकारको राजस्व दस्तुरहरू सङ्घमा पठाउन पर्छ कि कुनै शीर्षकको रकम आफ्नै आफै राखेको नै हुन्छ, उसले कुनै चाहिँ बाँड्नेछ सङ्घ प्रदेश स्थानीय तहले बाँड्नेछ, कुनै स्थानीय तहले आफै लिन पाउँछ, त्यो एकल अधिकार र तपाईँको चाहिँ नि यो मिश्रित अधिकार छन्, एकल अधिकारमा उसले मात्र लिन पाउने हो, जुनमा चाहिँ उसले सामूहिक अधिकार छ जस्तो तपाईँको मिश्रित अधिकार छ उसको बन्डलिङ छ तिनटै तहकोमा परेको छ त्यो चाहिँ बाँडफाँड, तिनटैमा परेको भन्छ बाँडफाँड, आफ्नो मात्रै एकल अधिकारमा भएकोमा बाँडफाँड गर्नु पर्दैन, त्यो आफ्नो मात्रै हुन्छ, यो हजुरले बुझ्नु पऱ्यो। यदि भएपछि हाम्रो सकिन्छ, अब हामी न्युटपिक जाउँ, अब विष्णुराज जोशीजीले भनेको पनि ठिक छ ल सबै कुरा भयो, अब हामी न्युटपिकमा जाउँ, यदि भन्दै मैले यो पहिलो खण्ड आज तपाईँलाई सकेँ, बिचाके सोध्नेदेखि बाहेक अरू कुरा मैले बताइदिएको छु, बेला बेला तपाईँले सोधेको कुरा अलि मिलेन भने गाली पनि गरेका छु, त्यति अधिकार त मैले राख्छु नै होला। अब बाँकी रह्यो अब आज पढ्ने कुराको दोस्रो खण्डतिर हामी जाउँ, त्यो दोस्रो खण्ड फर्नमा पढ्नुपर्ने कुराको म अलिकति स्ट्रक्चर बताउँछु, त्यसपछि अनि हामी सुरु गरौँला। दोस्रो खण्डमा हामीले पढ्नुपर्ने अर्को खण्डमा मैले हामीले पढ्नुपर्ने विषय म यहाँ पहिला सिलेबस हेरौँ है, सिलेबस हेरेर म भन्दै जान्छु, पहिला मलाई सिलेबस पनि हेर्नु पऱ्यो। हाम्रो सिलेबसमा चाहिँ त्यहाँ के छ त भन्दाखेरि चाहिँ यो हामीले पढ्नुपर्नेमा चाहिँ म सिलेबस एकताली भनौँ है हेरेर भन्छु म, हामी कहाँ चाहिँ अब हामीले पढ्नुपर्ने चाहिँ खण्डमा चाहिँ सिलेबस अनुसार चाहिँ म बताउँछु त्यसपछि हामी कुरा गरौँला। हामीले पढ्नुपर्नेमा चाहिँ अब सरकारी आर्थिक कारोबारको लेखाङ्कन र प्रतिवेदन भन्ने रहेछ है, खण्ड ग असिद्धियो, अब ग आज हामी सुरु गरौँ, सरकारी आर्थिक कारोबारको लेखाङ्कन र प्रतिवेदनको बारेमा म सुरु गर्छु। यो बुझ्नुभन्दा अगाडि त्यहाँ अलिकति एकजना रामबहादुर शाहजीले के सोध्नु भएको छ म बताइदिन्छु, सर एलएमबिएसलाई बजेट फर्मुलेसन प्रोसेसको स्टेजमा राख्न सकिन्छ भनेर भन्नुभयो, बजेट फर्मुलेसनको प्रोसेसमा चाहिँ एलएमबिएसलाई राख्न सकिन्छ, एकदमै सकिन्छ, यो राम्रोसँग सरी कुन स्टेजमा राख्ने भन्ने कुरा चाहिँ तपाईँले यो मध्यकालीन खर्च संरचना बनेपछि यो योजना आयोग अर्थ मन्त्रालयमा छलफल भइसकेपछि कार्यालयले बजेट अर्थ मन्त्रालयमा पेस गरिसकेपछि त्यसपछि मात्रै छलफल भएर छलफल टुङ्गिसकेपछि एलएमबिएसमा अर्थ मन्त्रालयले प्रविष्टि गर्छ भनेर त्यो स्टेजमा लेख्नु पर्यो रामबहादुर शाहजी. हिजो पनि सोध्नु भएको थियो कि हिजो क्लियर नभएर आज सोध्न खोज्नु भयो भने पनि फेरि पनि मेरो उत्तर उही भयो. पहिला चाहिँ मन्त्रालय योजनाहरूले पनि यो 3 वर्षको मध्यकालीन खर्च संरचना बनाउँछ, योजना आयोगमा पेस गर्छ, योजना आयोगले स्रोत साधनको सङ्कलन गरेर स्रोत साधनको आकलन गरेर सीमा निर्धारण गरिदिन्छ, त्यो सीमाको आधारमा विभिन्न मन्त्रालयहरूले बजेट पेस गर्छन् अर्थ मन्त्रालयमा, अनि बजेटमा छलफल हुन्छ. छलफल भइसकेपछि त्यो छलफलको अन्त छलफल टुङ्गिएपछि अर्थ मन्त्रालयले एलएमबिएसमा बजेट प्रविष्ट गर्छ भनेर त्यहाँनिर लेख्नु पर्यो. ल, यति चाहिँ मिल्ने भयो. अनि प्रोभिन्स एन्ड प्रोभिन्समा होरिजेन्टल डिस्ट्रिब्युसन पनि हुन्छ, त्यो प्रावधान छ. प्रोभिन्सले प्रोभिन्सलाई पनि दिन मिल्ने व्यवस्था छ, तर त्यो अभ्यास हामीले गरेका छैनौँ. होरिजेन्टल चाहिँ स्थानीयले स्थानीयलाई दिन सक्ने व्यवस्था पनि छ. रोशन ग्याउले तपाईँले कुरा त राम्ररी डिटेलमा बुझ्नु खोज्छ, ठिकै छ. प्रोभिन्स एन्ड प्रोभिन्सियल होरिजेन्टल डिस्ट्रिब्युसन प्रोभिजन इज अल्सो दियर, बट इट इज नट इन प्र्याक्टिस इन नेपाल. त्यो लेख्नु पऱ्यो. अर्को एन्ड लोकल लेभल टु ओन लेकल लेभल, लोकल लेभल क्यान ट्रान्सफर होरिजेन्टली ट्रान्सफर यस फिजिकल रिसोर्सेस टु एनदर लोकल बडी, बट दिस पर्टिकुलर प्रोभिजन्स आर नट इन प्र्याक्टिस इन नेपाल. हाम्रो फिजिकल फेडरलिजममा यी व्यवस्थाहरू छन्, द्याट इज अ प्रोभिजन अफ दिस होरिजेन्टल डिस्ट्रिब्युसन अफ रिसोर्सेस, होरिजेन्टल ट्रान्सफर अफ रिसोर्सेस, बट इन प्र्याक्टिस दिस होरिजेन्टल डिस्ट्रिब्युसन एन्ड ट्रान्सफर आर नट इन प्र्याक्टिकल प्र्याक्टिकेबल इन द नेपाल कन्टेक्स्ट भनेर तपाईँ लेख्न सक्नुहुन्छ. तपाईँले इङ्ग्लिसमा पढ भन्ने भए हुनाले मैले तपाईँले मात्रै सोधेँ हुनाले मैले इङ्ग्लिसमा बताइदिएँ यो. अब म यति भएपछि अब म पाठ अर्कोमा गएँ है. तपाईँले यहाँ सोध्दै हुनुहुन्छ, सोधेको उत्तर पनि म भनिदिन्छु. अब म चाहिँ नयाँ पाठमा गएँ. नयाँ पाठमा कुरा गर्दा पहिला मैले यसको ब्याकग्राउन्ड बताउँछु. सरकारी आर्थिक कारोबारको लेखाङ्कन र प्रतिवेदनमा छ. यो सरकारी आर्थिक कारोबार भन्नु र लेखा भन्नु एउटै हो कि होइन सर, तिमीहरूलाई पछिसम्म कन्फ्युज हुन्छ, म अहिले बताइदिन्छु. लेखा चाहिँ सरकारी आर्थिक कारोबारको व्यवसाय हो, त्यो कारोबारहरूको अभिलेखन राख्ने काम हो. सरकारी आर्थिक कारोबार भनेको सङ्घ प्रदेश र स्थानीय तहका तिनै तहका सरकारले गर्ने राजस्व सम्बन्धी कारोबार, खर्च सम्बन्धी कारोबार, ऋण सम्बन्धी कारोबार, लगानी सम्बन्धी कारोबार, अनुदान सम्बन्धी कारोबार, रोयल्टी सम्बन्धी कारोबार, वित्तीय व्यवस्था सम्बन्धी कारोबार, यिनीहरूलाई हामीले आर्थिक कारोबार भनेर भन्छौँ. सङ्घ प्रदेश र स्थानीय तहका निकायहरूले आर्थिक क्रियाकलापहरू सञ्चालन गर्न गरिने कारोबारहरूलाई नै हामीले आर्थिक कारोबार भनेर भन्छौँ भनेर बुझ्नु पर्यो. आर्थिक कारोबार र लेखा भनेको फरक हो. गरे आर्थिक कारोबारमा लेखा त पर्छ, तर आर्थिक कारोबारमा लेखा परे पनि लेखा र आर्थिक कारोबार, त्यो आर्थिक कारोबारको लेखाङ्कन गर्ने कार्यलाई मात्र हामीले लेखा भन्छौँ. आर्थिक कारोबार आफैमा लेखा होइन, हामीले यसरी बोल्नु पर्यो. अब मैले चाहिँ नि अर्को कुरा पनि तपाईँलाई बताएँ. अब हामीले अर्को कुरा पनि बताउनु पर्यो. के बताउने भए मैले अर्को कुरा भन्दाखेरि चाहिँ यो आर्थिक सरकारी आर्थिक कारोबार भनेको सरकारका आर्थिक गतिविधिहरू, आर्थिक क्रियाकलापहरू सञ्चालन गर्न सरकारले गर्ने विभिन्न प्रकारका खर्च, राजस्व, रोयल्टी, आम्दानी, ऋण, अनुदान, सहायता जस्ता कारोबारहरूलाई हामीले आर्थिक कारोबारको रूपमा बोल्छौँ. आर्थिक कारोबारलाई वित्तीय कारोबार पनि भनिन्छ, मौद्रिक कारोबार पनि भनिन्छ. यो आर्थिक कारोबार भनेको इकोनोमिक इभेन्ट हो भनेर बुझ्नुपर्छ. इकोनोमिक इभेन्ट भनेको कुनै पनि प्रकारको इभेन्ट, इकोनोमिक इभेन्ट जस्तै राजस्व सङ्कलन गरियो या राजस्व चाहिँ अनुदान सङ्कलन गरियो, ऋण प्राप्त गरियो, ऋण लियो, ऋण सङ्कलन गरियो, वैदेशिक अनुदान वा सहायता प्राप्त भयो, यो चाहिँ इकोनोमिक इभेन्ट हो, यो आर्थिक घटना हो. त्यो आर्थिक घटनाको लेखाङ्कन गर्ने, त्यो आर्थिक घटनासँग सम्बन्धित क्रियाकलापलाई हामीले आर्थिक कारोबार भन्छौँ. अनि त्यसको अभिलेख राख्ने कारोबारलाई, त्यो कारोबारको अभिलेख राख्ने कार्यलाई चाहिँ हामीले लेखा प्रणाली भनेर भन्छौँ. अब सरकारी आर्थिक कारोबारहरू भन्नाले हामीले चाहिँ विभिन्न तहका सरकारले सञ्चालन गर्ने, विभिन्न तहका सरकारहरूले विनिमय गर्ने, विभिन्न तहका सरकारहरूले सम्पादन गर्ने र विनिमय गर्ने आर्थिक क्रियाकलापहरूसँग सम्बन्धित कारोबारलाई बुझिन्छ. जस्तै राजस्व, धरोटी, आम्दानी, खर्च, पुँजी, सम्पत्ति, दायित्व, ऋण जस्ता विभिन्न कारोबारहरू नै आर्थिक कारोबारहरू हुन्. यस्ता आर्थिक कारोबारहरू सरकारले आफ्नो आर्थिक कार्य सञ्चालन, आर्थिक कार्यप्रणाली सञ्चालन गर्ने प्रयोजनका लागि आर्थिक कारोबारहरू गरेको हुन्छ. राज्य सञ्चालन गर्ने क्रममा विभिन्न आर्थिक कारोबारहरू गर्नुपर्ने हुन्छ. तिनै आर्थिक कारोबारहरूलाई नै हामीले आर्थिक कारोबारको रूपमा, वित्तीय कारोबारको रूपमा लिने गर्दछौँ भनेर तपाईँहरूले बुझ्नु पर्यो यसलाई. अनि यसपछि आर्थिक कारोबारको लेखाङ्कन भनेको चाहिँ, आर्थिक कारोबारको लेखाङ्कन चाहिँ पहिला दिमागमा राख्ने, यो आर्थिक कारोबारको लेखाङ्कन यो लेखाको सिद्धान्तको आधारमा हुँदो रहेछ, प्रचलित लेखाका सिद्धान्तको आधारमा हुन्छ. प्रचलित लेखाका सिद्धान्त, प्रचलित लेखा ढाँचा, प्रचलित लेखाको स्वरूपको आधारमा हामी आर्थिक कारोबारको लेखाङ्कन गर्छौँ भनेर भन्नुभयो. आर्थिक कारोबारको लेखाङ्कन दोहोरो लेखा प्रणालीको आधारमा हुन्छ. जुनसुकै आफ्नै कारोबार छु त्यो दोहोरो लेखा प्रणालीको आधारमा हुन्छ भनेर हामीले बुझ्नु पर्यो, त्यो प्रचलित मान्यता थियो। त्यसपछि त्यो डेबिट क्रेडिटको नियमको आधारमा हुन्छ भन्ने पनि हाम्रो प्रचलित मान्यता अगाडि बढ्नु पर्यो, त्यो डेबिट क्रेडिटको मान्यताको आधारमा हुन्छ। त्यो दोहोरो लेखा प्रणालीको सिद्धान्त जुनसुकै आर्थिक कारोबार छ त्यो दोहोरो लेखा प्रणालीमा हुन्छ, त्यो लेखाका सिद्धान्तको आधारमा हुन्छ, त्यो आर्थिक कार्यप्रणाली सञ्चालन सम्बन्धी व्यवस्थाका आधारमा हुन्छ, त्यो डेबिट क्रेडिटका नियमका आधारमा हुन्छ। तोकिएको लेखा ढाँचा, तोकिएको लेखा फर्म्याट, तोकिएको लेखा सङ्केत र सूचीका आधारमा हुन्छ भनेर हामीले बुझ्नु पर्यो। त्यसपछि यो आर्थिक कारोबार गर्नको लागि हामीले एउटा स्ट्यान्डर्ड पनि तोक्न सक्छौँ, निश्चित स्ट्यान्डर्डमा मापदण्डमा चाहिँ आर्थिक कारोबार गर्नुपर्छ भनेर सरकारले मापदण्डको पनि व्यवस्था गर्न सक्छ। यसरी चाहिँ हामी सरकारी आर्थिक कारोबारको लेखाङ्कन गर्छौँ भनेर बुझ्नु पर्यो। अनि प्रतिवेदन भनेको सरकारी आर्थिक कारोबारको बारेमा यथार्थ विवरण दिनलाई हामीले प्रतिवेदन भनेर भन्छौँ। प्रतिवेदन भनेको एक निश्चित समय अवधि, एक टु दि पोइन्ट अफ टाइम, एट द पोइन्ट अफ टाइम पनि भन्छ, टु दि पोइन्ट अफ टाइम पनि भन्छ, एट सर्टेन पिरियड अफ टाइम पनि भनेर भनिन्छ। त्यसको यथार्थ अवस्था दिन देखाउने कारणलाई हामीले प्रतिवेदन भनेर भन्छौँ। रिपोर्टिङ एज अ समरी अफ ट्रान्ज्याक्सन्स अफ अ गिभन पिरियड अफ टाइम अर गिभन पोइन्ट अफ टाइम, कुनै एउटा गिभन पोइन्ट अफ टाइमको, कुनै एउटा गिभन पिरियड अफ टाइमको चाहिँ समरीलाई नै हामीले प्रतिवेदन भनेर भन्छौँ। रिपोर्टिङ फाइनेन्सियल रिपोर्टिङ अथवा इकोनोमिक रिपोर्टिङले के गर्छ त भन्दाखेरि चाहिँ संस्थाको यथार्थ वित्तीय अवस्थालाई प्रस्तुत गर्छ। रिपोर्टिङ युजली डिस्क्राइब द एक्चुअल